प्रतिको लोयल्टी, कर्मचारीको अनि अनुशासन आदि कायम गर्नलाई सजिलो हुन्छ यसमा। र अर्को चाहिँ तल्लो तहका कर्मचारीहरूमा अथवा सबै कर्मचारीहरूमा यो वृत्तिको पूर्वानुमान योग्यता हुने हुँदा अथवा वृत्ति विकासको पूर्वानुमान योग्यता हुने हुँदाखेरि उच्च मनोबल कायम गर्नलाई मद्दत पुग्छ यसमा। अर्को चाहिँ अघि मैले भनिहालेँ, भेराइटिज अफ जब बेस्ड अन द नेचर अथवा अन द बेसिस अफ कल्चर, जियोग्राफी, क्लाइमेट र रेस्पोन्सिबिलिटी एन्ड च्यालेन्जेसका हिसाबले विभिन्न खाले काम गरेका मानिसहरू नेतृत्वमा पुग्दाखेरि उनीहरूमा निर्णय क्षमता र समस्यालाई समाधान गर्न सक्ने क्षमता नेतृत्व तहमा बढी हुन्छ। यस्ता खालका सबल पक्ष हुन्छन् भने यसका दुर्बल पक्ष चाहिँ कामलाई भन्दा अहोदालाई मान्यता दिइन्छ, यसमा एकदम कठोरतम किसिमको पदसोपान हुन्छ, अनि कर्मचारीहरूका बीचमा विभेद हुन्छ, माथिल्लो तह र तल्लो तह दर्जाका आधारमा विभेद हुन्छ, कार्य सम्पादनलाई यसले गौण ठान्छ, किनभने द माथि बढुवा भयो भने स्वतै जाँच पास गर्यो भने स्वतै सुविधा पाइन्छ, काम गरेर पाइने कुराको ग्यारेन्टी हुँदैन। त्यसैले यो कार्य सम्पादनलाई फोकस गर्ने भन्दा पनि यसले चाहिँ आफ्नो अहोदा बढाउनका लागि कर्मचारीहरू तल्लीन रहने स्थिति सिर्जना हुन्छ। अर्को चाहिँ क्लोज करियर सिस्टम हुने हुँदा यसमा चाहिँ नयाँ रक्त सञ्चार हुँदैन सङ्गठनभित्र, पुराना मानिसहरू नै नेतृत्वमा पुग्दाखेरि परिवर्तन प्रविधिको प्रयोग, सृजनशीलता, नवीनता जस्ता कुराहरूलाई सङ्गठनमा इन्ट्रोड्युस गर्नलाई कठिन हुन्छ। यस्ता खालका दुर्बल पक्षहरू पनि हुन्छन्। यसरी हामीले निजामती सेवाको वर्गीकरणलाई चाहिँ बुझ्यौँ। वर्गीकरण भनेको के हो, कति किसिमको वर्गीकरण हुँदो रहेछ, त्यसका आधारमा पदमूलकको विशेषता के हुन्, अनि दर्जामूलकका विशेषता के हुन्, पदमूलकका सबल पक्ष के हुन्, दुर्बल पक्ष के हुन्, दर्जामूलकका सबल पक्ष के हुन्, दुर्बल पक्ष के हुन्, नेपालको निजामती सेवामा कस्तो किसिमको वर्गीकरणको अभ्यास छ, यति कुराहरू हामीले बुझ्यौँ। यति भएपछि तपाईँलाई पर्याप्त हुन्छ यो टपिक। अर्को चाहिँ अब भर्ना, अब यो अघिको वर्गीकरण निजामती सेवाको वर्गीकरणले चाहिँ के गर्थ्यो त भन्दा, इट डिफाइन्स दि करियर ल्याडर एन्ड करियर सिस्टम इन अर्गनाइजेसन। अघिको वर्गीकरणले, निजामती सेवाको वर्गीकरणले कर्मचारीको निजामती सेवामा वृत्ति पथ, वृत्तिको मार्ग तय गरिदिन्छ। अब अघि मैले भने नि, यदि दर्जामूलक छ भने बन्द वृत्ति प्रणाली हुन्छ, बाहिरबाट माथिल्लो तहमा कम ल्याउने हुन्छ, त्यसैले अब कर्मचारीले भित्रै पढ्ने लेख्ने एक्सपर्टिज गर्ने भन्दा पनि काम गरेर कसरी दुर्गमको नम्बर पुर्याएर, अनुभव पुर्याएर, तालिम लिएर, ज्येष्ठतापको अङ्क पुर्याएर माथि जाने भन्नेतिर हुन्छ। अनि अर्कोतिर चाहिँ यो पोजिसनल क्लासिफिकेसन छ, यानि कि पदमूलक वर्गीकरण वा फङ्सनल अथवा पर्फमेन्स बेस्ड क्लासिफिकेसन, कार्यमूलक वर्गीकरण छ भने चाहिँ अब मान्छे केमा काम गर्नपट्टि बढी जोड दिने भयो र कामका आधारमा सबै कुरा हुने भएपछि, त्यसैले अब त्यो कार्यमूलकमा चाहिँ कर्मचारीको वृत्ति प्रणाली कस्तो हुन्छ त भन्दा, कम्पिटेन्सी बढाएर, जो कम्पिटेन्ट छ त्यसले त्यो तहमा जान सक्ने स्थिति हुन्छ। त्यसैले यो वर्गीकरणले, पदमूलक र दर्जामूलक वर्गीकरणले कुन सिस्टम अवलम्बन गरेका छौँ भन्ने हुन्छ, त्यो सिस्टमले कर्मचारीको भर्ना, बढुवा, सरुवा यो सबै कुरा सिस्टमले डिटरमाइन गर्छ। त्यसैले यो वर्गीकरणमा आधारित भएपछि सङ्गठनभित्रको करियर सिस्टम डिफाइन हुन्छ। अब त्यो करियर सिस्टममा हामीले कर्मचारी भर्नाबाट सुरु गर्छौँ, पदपूर्ति भनिन्छ यसलाई अर्को शब्दमा, अनि सिनोनिमसली भर्ना पनि भनिन्छ। भलै लिटरेचरमा चाहिँ रिक्रुटमेन्ट पढ्नुभयो, भर्ना पढ्नुभयो भने त्यो रिक्रुटमेन्ट वा भर्नाभित्र चाहिँ आवेदन प्राप्त गर्नेसम्म मात्रै धेरै लेखिएको देखिन्छ, र कसै कसैले तपाईँहरू फेरि त्यसमा झुक्किएर जाँचमा पनि आवेदन प्राप्त गर्नुसम्मलाई मात्रै भर्ना त्यसरी बुझ्नु हुँदैन। जाँचमा भर्ना, रिक्रुटमेन्ट भनेर आयो भनेदेखि चाहिँ यो पदस्थापन, अभिमुखीकरण, सामाजिकीकरणसम्मका सबै प्रक्रिया तपाईँले भर्नाभित्रै लेख्नुपर्छ, बी भेरी क्लियर है। त्यसमा रिक्रुटमेन्ट भनेर आउँदाखेरि खालि दरखास्त सङ्कलन गर्नु र प्राप्त गर्नु मात्रैलाई लेख्नु हुँदैन। त्यसैले लेट्स डिफाइन द भर्ना। भर्ना भर्ना भनेको खासमा एक्विजिसन हो, प्राप्ति, अथवा भर्ना भनेको खासमा पदपूर्ति हो, है, पदपूर्ति हो, रिक्त भएको पदमा पूर्ति गर्ने कुरालाई भर्ना भनेर बुझ्नुपर्छ हामीले यहाँ नेपाली भाषामा। अङ्ग्रेजीमै आए पनि जाँचमा त्यसरी लेख्नुपर्छ। त्यसैले भर्नालाई परिभाषित गर्दै निजामती सेवामा कर्मचारी भर्नाका प्रक्रियाहरू उल्लेख गर्नुहोस् भन्ने एउटा क्वेसन राखेको छु। भर्ना भनेको सङ्गठनमा हामीले निजामती सेवा भनेर पढिराखेका छौँ, त्यसैले निजामती सेवाका विभिन्न सेवा समूह उपसमूहहरूमा भनेर लेख्नुहोस् जाँचमा। त्यो भए पनि यो मान्छेले कस्तो बुझेर पढेको रहेछ भन्ने हुन्छ। यो सङ्गठन निजामती सेवामा भर्ना भन्नाले के बुझ्नुहुन्छ भन्ने आज, अनि जाँचमा सङ्गठनमा भर्ना भन्नाले भनेपछि यसले ब्याचलरको यो एचआरएम कन्ड गरेर छ त्यति मात्रै बुझेछ भन्ने बुझ्छ। त्यसैले यसमा हामीले निजामती सेवामा भर्ना भन्नाले भन्ने छ भने चाहिँ निजामती सेवाका विभिन्न सेवा समूह र उपसमूहका रिक्त पदहरूमा उपयुक्त समयमा उपयुक्त जनशक्तिलाई भित्र्याउने प्रक्रियालाई भर्ना भनिन्छ भनेर भन्नु पर्यो। इट इज ए प्रोसेस अफ एक्वायरिङ appropriate human resource at appropriate time in the vacant post of civil service in various services and sub-services within it भनेर यसरी चाहिँ हामीले लेख्नुपर्ने हुन्छ भर्ना। त्यसैले तपाईँहरूले बुझिहाल्नुभयो निजामती सेवाभित्रका विभिन्न सेवा समूह र उपसमूहका रिक्त पदहरूमा उपयुक्त समयमा उपयुक्त प्रकारको जनशक्ति अथवा सङ्गठनले माग गर्ने किसिमको आवश्यक जनशक्ति प्राप्त गर्ने प्रक्रिया, भित्र्याउने प्रक्रियालाई हामी भर्ना भन्छौँ भनेर भन्नु पर्यो। यसरी डिफाइन गर्नु पर्यो। अब एकै सेन्टेन्स मात्रै लेखेर भर्नालाई परिभाषित गर्दैमा त्यतिले मात्रै पुग्दैन। भर्ना के भन्नु पर्यो त भन्दा पावरफुल स्टेटमेन्ट, त्यो फुल स्टप दिएर अर्को कुनै एउटा पावरफुल स्टेटमेन्ट लेख्नुहोस् आफैले बनाएर। जस्तो भर्ना जनशक्तिले आफूले चाहे जस्तो जब वा सङ्गठन रोज्ने र सङ्गठनले आफूले चाहे जस्तो जनशक्ति रोज्ने एक किसिमको जनशक्ति र सङ्गठन सङ्गठन बिचको कारोबारको अवस्था हो भन्नुहोस् न। इट इज ए स्टेटस अफ ट्रान्जेक्सन अथवा गिभ एन्ड टेक अर के भन्छ यो चाहिँ ट्रान्जेक्सन बिट्विन अर्गनाइजेसन एन्ड ह्युमन रिसोर्स थ्रु सेलेक्टिङ दि बेस्ट अर्गनाइजेसन बाई ए ह्युमन रिसोर्स अर बाई एन अनइम्प्लोइड ह्युमन रिसोर्स एन्ड ए सेलेक्टिङ ए बेस्ट ह्युमन रिसोर्स by an organization that is in need of human resource. त्यसैले जनशक्ति चाहिएको सङ्गठनले आफूले चाहे जस्तो जनशक्ति छान्ने र रोजगारी नभएको बजारको जनशक्तिले अथवा भएकैले पनि आफ्नोलाई छोडेर त्योभन्दा बेटर रोजगारी आफूले चाहे जस्तो सङ्गठन रोज्ने एउटा लेनदेनी कारोबार हो जनशक्ति र सङ्गठन बिचको भनेर यसरी तपाईँले अर्को सेन्टेन्स लेख्न सक्नुहुन्छ भर्नालाई। अनि के लेख्नुहोस् भने भर्नामा खास गरिकन आकर्षण, छनोट, पदस्थापन, अभिमुखीकरण र सामाजिकीकरण जस्ता चारवटा पाँचवटा प्रक्रियाहरू पर्दछन् भनेर यो अर्कोमा चाहिँ निजामती सेवामा कर्मचारी भर्नाका प्रक्रिया लेख्नुभन्दा अगाडि यस्ता प्रक्रियाहरू पर्दछन्। आम सङ्गठनमा र निजामती सेवामा कर्मचारी भर्नाका प्रक्रियामा केही फरक अथवा भिन्नताहरू हुन्छन्, केही भिन्नताहरू हुन्छन्। त्यसैले निजामती सेवामा कर्मचारी भर्नाका प्रक्रियाहरूलाई उल्लेख गर्नुपर्दा व्यायअनुसार गर्न सकिन्छ भनेर। अब निजामती सेवाका कर्मचारी भर्नाका प्रक्रिया भनेपछि चाहिँ निजामती सेवामा सामान्यतया हामीले के गर्छौँ त भन्दा तल अर्को पनि क्वेसन हुनसक्छ, यसैमा लेख्दा पनि नेपालको सन्दर्भमा केन्द्रित भएर हेऱ्यो भने सबभन्दा पहिला यो पदपूर्ति गर्ने निकायले निजामती सेवामा ऐनले मार्गदर्शन गरे बमोजिम यो स्वायत्त रूपमा काम गर्ने संवैधानिक निकायद्वारा योजनाबद्ध ढङ्गले पदपूर्ति गर्ने गरिन्छ भन्ने एउटा सेन्टेन्स लेखेपछि यसका लागि सामान्यतया लोकसेवा आयोग जस्तो निष्पक्ष संवैधानिक निकाय रहन्छ र उसले प्रत्येक वर्षको भर्नाको वार्षिक क्यालेन्डर प्रकाशन गर्छ, कार्यतालिका प्रकाशन गर्छ। त्यसका आधारमा ऐनले विभिन्न सरकारी निकाय कार्यालयहरूलाई रिक्त पदको जानकारी लोकसेवा आयोगलाई दिनुपर्ने व्यवस्था गरेको हुन्छ। सोही व्यवस्था बमोजिम लोकसेवा आयोगले माग सङ्कलन गर्छ। सङ्कलित मागका आधारमा आफ्नो क्यालेन्डरमा तोकिएको समयमा उसले के गर्छ त भन्दा प्रतिशत निर्धारण गर्छ। प्रतिशत भनेको बढुवाका लागि, अनि त्यसपछि आन्तरिक प्रतियोगिताका लागि, खुल्लाका लागि, त्यस्तै गरिकन आरक्षणका लागि प्रतिशत निर्धारण गर्छ। र प्रतिशत निर्धारण गरिसकेपछि उसले चाहिँ दरखास्त आह्वान गर्छ, सूचना प्रकाशन गर्छ, दरखास्त सङ्कलन गर्छ, सङ्कलित दरखास्तको छानबिन र स्वीकृति गर्छ, स्वीकृत दरखास्तको सूची प्रकाशन गर्छ। त्यसका आधारमा उसले अब के गर्छ त भन्दा प्रारम्भिक परीक्षा सञ्चालन गर्छ। यो पहिलो पत्रको हो। प्रारम्भिक परीक्षाबाट आधारभूत योग्यता पुरा गरेका मान्छेहरूलाई मात्रै, सीमित मान्छेहरूलाई छनौट गरेर मूल परीक्षा सञ्चालन गर्छ। अनि त्यसपछि मूल परीक्षामा छानिएकाहरूको अन्तर्वार्ता, प्रयोगात्मक परीक्षाहरू सञ्चालन गर्छ र त्यसका आधारमा अन्तिम योग्यता सूची प्रकाशन गरी सेवा सञ्चालन गर्ने निकायमा सिफारिस गर्छ। यसरी यो के भयो त भन्दा एउटा आकर्षण, आकर्षण आवेदन सङ्कलन गर्नेसम्म, अनि अर्को चाहिँ छनौट, अहिले भनेका परीक्षाहरू, छनौट पछि सिफारिससम्म छनौट हो, अनि सिफारिस पछि अब के हुन्छ त भन्दाखेरि नियुक्ति हुन्छ। नियुक्ति भनेको चाहिँ सेवा सञ्चालन गर्ने मन्त्रालयले उनीहरूलाई नियुक्ति दिन्छ, स्थायी नियुक्ति, निजामती सेवामा प्रवेश गरेको निस्सासहित। अनि नियुक्ति भइसकेपछि उसलाई चाहिँ शपथ ग्रहण गराइन्छ, नियुक्ति र शपथ भन्नु पर्यो। अनि नियुक्ति र शपथ भइसकेपछि खास गरिकन यो चाहिँ सेवाकालीन सेवा प्रवेश तालिम हुन्छ, होइन, शाखा अधिकृतको भयो भने अरूको पनि केही छोटो समय सेवा प्रवेश तालिम गराइन्छ। सेवा प्रवेश तालिम पछि बल्ल अनि पदस्थापन गरिन्छ, पदस्थापन गरिन्छ। पदस्थापन भनेको निश्चित पदमा जिम्मेवारी सहित काममा तोक्ने कुरालाई हामी पदस्थापन भन्छौँ। पदस्थापन गरिसकेपछि अब अभिमुखीकरण दिनुपर्ने हो, तर अभिमुखीकरण दिने चाहिँ हामी कहाँ चलन छैन। अनि क्रमशः ऊ त्यो सङ्गठनको कल्चरप्रति आबद्ध हुँदै जान्छ, त्यो प्रति सहिष्णु र त्यो प्रति आफूलाई रूपान्तरण गर्दै जान्छ। त्यसलाई हामी सामाजिकीकरण भन्छौँ। त्यसैले यहाँ खालि निजामती सेवामा कर्मचारी भर्नाका प्रक्रिया उल्लेख गर्नुहोस् भन्नेमा चाहिँ एउटा के भन्नु पर्यो भने तपाईँहरूले चाहिँ वार्षिक कार्यतालिका प्रकाशन, माग सङ्कलन, प्रतिशत निर्धारण र यो चाहिँ भर्नाका लागि सूचना प्रकाशन अथवा दरखास्त आह्वान एउटा भयो, यो प्रिपरेटरी फेज अथवा यो चाहिँ आकर्षण भयो। अनि आकर्षण पछि दोस्रोमा छनौट, छनौटमा चाहिँ के हुँदो रहेछ भन्दा प्रारम्भिक छनौट, मूल परीक्षा लिखित र प्रयोगात्मक, अन्तर्वार्ता समूह र व्यक्तिगत, अनि त्यसपछि अन्तर्वार्ता पछि चाहिँ तपाईँको शारीरिक परीक्षण, अनि त्यसपछि छनौटको निर्णय र सिफारिस। अनि अर्को छनौटको निर्णय र यो छनौटको भयो दोस्रो चरण। र तेस्रो चरण भनेको चाहिँ यो के हो त भन्दा नियुक्ति र शपथ। चौथो चरण भनेको पदस्थापन र अभिमुखीकरण। पाँचौँ चरण भनेको सामाजिकीकरण। यिनीहरू नै हुन् प्रक्रिया भर्नाका, निजामती सेवामा कर्मचारी भर्नाका प्रक्रियाहरू उल्लेख गर्नुहोस् भन्दा यसरी सुई सुई सुई लेख्ने हो। त्यसको व्याख्या धेरै गरिराख्नु पर्दैन। अब निजामती सेवामा के कति प्रकारका छनौट परीक्षाहरू लिने गरिन्छ, नेपालको सन्दर्भमा चर्चा गर्न सक्छ। यसमा बाहिरको अरूको धेरै गर्नु परेन। सामान्यतया निजामती सेवामा कर्मचारीको यो विश्लेषणात्मक क्षमता, बौद्धिकता, इमान्दारिता, विषयवस्तुको ज्ञान, होइन, र प्राविधिक सिप कौशल आदि जाँच्ने गरिन्छ। त्यो जाँच्नका लागि विभिन्न खाले परीक्षाहरू सञ्चालन गर्ने चलन छ। र विभिन्न मुलुकहरूको अभ्यासलाई हेर्दाखेरि निजामती सेवामा छनौटका लागि एउटा प्रारम्भिक परीक्षा धेरैजसो देशहरूले, इन्डियामा पनि हुन्छ, हामी कहाँ पनि हुन्छ, होइन, प्रारम्भिक परीक्षा, त्यसपछि त्यो उत्तीर्ण गर्नेलाई मूल परीक्षा, र मूल परीक्षा तीन किसिमको, एउटा चाहिँ लिखित परीक्षा, अर्को चाहिँ प्रयोगात्मक परीक्षा, र अर्को चाहिँ मौखिक परीक्षा। मौखिकमा चाहिँ अन्तर्वार्ता हो। त्यो भनेको दुई किसिमको हुन्छ, समूह अन्तर्वार्ता र इन पर्सन वा व्यक्तिगत अन्तर्वार्ता। यी परीक्षाहरू लिने गरिन्छ र त्यसबाट पास गरिसकेपछि अर्को परीक्षा चाहिँ के पनि लिइन्छ त भन्दा शारीरिक परीक्षण, त्यो पनि परीक्षा नै हो, निश्चित पदमा बसेर काम गर्न ऊ शारीरिक मानसिक रूपले स्वस्थ र उपयुक्त छ कि छैन भनेर शारीरिक परीक्षण पनि लिने गरिन्छ, गर्ने गरिन्छ। यसरी निजामती सेवामा खास गरिकन कति किसिमका परीक्षा हुँदो रहेछन् भन्दा ब्रोडली भन्दाखेरि लिखित, मौखिक र प्रयोगात्मक। अर्को तरिकाले भन्दाखेरि प्रारम्भिक परीक्षा, मूल परीक्षा, प्रयोगात्मक परीक्षा, अन्तर्वार्ता र शारीरिक परीक्षण, यसरी यस्ता यस्ता किसिमका परीक्षाहरू लिने गरिन्छ। परीक्षण परीक्षा अथवा यसलाई अर्को तरिकाले भन्दाखेरि मल्टिपल चोइस, अब्जेक्टिभ इक्जाम र चाहिँ इन्टरप्रेटिभ एनालिटिकल, यो चाहिँ के हो त भन्दाखेरि सब्जेक्टिभ इक्जाम, यसरी लिने गरिन्छ भनेर पनि भन्न सकिन्छ। विभिन्न तरिकाले तपाईँले चाहिँ यस्ता खालका परीक्षाहरू हुन्छन्, सञ्चालन गरिन्छ, लिने गरिन्छ भन्नु पर्यो। नेपालमा पनि हामीले के गर्छौँ त भन्दा सबभन्दा पहिला पहिलो पत्रको जाँच लिन्छौँ र त्यसमा पास भएपछि मात्रै सेकेन्ड थर्ड पेपरमा त्यसलाई हामी अहिले त मूल परीक्षाकै एउटा अङ्ग मान्छौँ, तर खास त्यो प्रारम्भिक परीक्षा हो। त्यसपछि हामीले विषयगत क्षेत्र अन्तर्गतको विश्लेषणात्मक यो सब्जेक्टिभ होइन विषयगत लिखित परीक्षा लिने गरेका छौँ। लिखित परीक्षामा उत्तीर्ण हुनेहरू को हामीले चाहिँ प्रयोगात्मक परीक्षा लिन्छौँ, कम्प्युटरको वा अरू कुनै प्रयोगात्मक परीक्षा लिन्छौँ, सेवा समूह अनुरूप उपयुक्त किसिमको। अनि त्यसपछि अन्तर्वार्ता लिन्छौँ, त्यसमा चाहिँ यो व्यक्तिगत अन्तर्वार्ता, सामूहिक अन्तर्वार्ता दुवै किसिमको लिन्छौँ। त्यो पनि भइसकेपछि हामीले पनि शारीरिक परीक्षण, स्वास्थ्य परीक्षण गर्ने गरेका छौँ। यति किसिमका यो परीक्षाहरू, छनौट परीक्षाहरू हुने गर्छन्। हामी कहाँ अनेस्टी टेस्ट, इन्टिग्रिटी टेस्ट यस्तो चाहिँ हुँदैन, इमान्दारिता निष्ठाको जाँच गर्ने परीक्षाहरू चाहिँ हुँदैनन् खालि। अब नेपालको निजामती सेवामा लोकसेवा आयोगले कर्मचारी भर्ना गर्ने प्रक्रियाका चरणबद्ध रूपमा प्रस्तुत गर्दै तिनमा रहेका समस्या, चरणबद्ध त मैले भनिहालेँ, यो स्केड्युल पब्लिकेसन गर्ने साउन 1 गते उसले कार्यतालिका प्रकाशन, अनि त्यसपछि मार्क सङ्कलन, वर्गीकरण, विज्ञापन, दरखास्त सङ्कलन, दरखास्तको छानबिन र स्वीकृति, स्वीकृत सूची प्रकाशन, अनि त्यसका आधारमा चाहिँ के गर्ने त भन्दाखेरि के अरे प्रारम्भिक परीक्षा, अनि त्यसपछि विषयगत मूल लिखित मूल परीक्षा, लिखित परीक्षाको नतिजाका आधारमा प्रयोगात्मक परीक्षा, समूह अन्तर्वार्ता, व्यक्तिगत अन्तर्वार्ता, शारीरिक परीक्षण, यी चाहिँ नेपालको निजामती सेवामा हुने। अब त्यो बिचमा चाहिँ जस्तो तपाईँले परीक्षा सञ्चालन, अनि त्यसपछि उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, यस्ता स्टेपहरू थप्तै लेखे पनि हुन्छ, 12-15 वटा पोइन्ट, तर क्रोनोलोजिकल्ली सिरियल्ली मिलाएर लेख्नु होला। अनि तर अब यसमा यहाँ चाहिँ के छ भनेदेखि चरणबद्ध प्रस्तुत गर्दै तिनमा रहेका समस्या के छन् भनेर ब्रोडली यो भर्ना प्रक्रियाका, खास गरी हामीले 1 नम्बरमा जाँदा नकारात्मक भर्ना को विधिको अवलम्बन गरेका छौँ, निगेटिभ रिक्रुटमेन्ट सिस्टम, त्यही एउटा समस्या हो जसले गर्दा बजारका सक्षम जनशक्ति आकर्षित गर्न सकिएन भनिन्छ। दोस्रो समस्या के हो त भन्दाखेरि हामीले जुन प्रथम पत्रको जाँच लिन्छौँ, त्यो प्रथम पत्रको जाँचमा आएको अङ्कलाई मूल परीक्षामा जोड्ने गरेका छौँ। प्रथम पत्र भनेको क्वालिफाइङ टेस्ट हुनुपर्छ, त्यो स्क्रिनिङ टेस्ट हो, त्यो गेटबाट भित्र छिर्नलाई पुग्ने मापदण्ड मात्रै हो। त्यहाँभित्र 100 ल्याए पनि, 40 ल्याएर पास भए पनि बराबर हुनुपर्ने हो अन्तर्राष्ट्रिय अभ्यास हेर्दा। तर हामीले चाहिँ फर्स्ट पेपरको अङ्कलाई सेकेन्ड थर्डमा जोड्ने पद्धति गर्दाखेरि कहिलेकाहीँ के हुन्छ भनेदेखि एकदमै अब्जेक्टिभ माइन्ड, अनि यो टेक्निकल माइन्ड, गुड मेमोरी भएको मान्छेलाई चाहिँ मान्छेले धेरै नम्बर ल्याउने भयो, 80-85 नम्बर ल्याउने भयो, अनि एकदम एनालिटिकल पावर भएको मान्छेले चाहिँ धेरै राम्रो सेकेन्ड थर्ड पेपर फोर्थ पेपरमा ल्याए पनि उसले 60-भन्दा माथि ल्याउँदैन है, किनभने त्यो कारण खुलाएर दिनुपर्छ। अब कहाँको 85, कहाँको 60, यदि त्यस्तै त्यो जिके आइक्यूमै धेरै मिलाउने मान्छे चाहिने वा रट्न सक्ने मान्छे चाहिने हो भने त अहिलेको विजय साईकी केलाई ल्याएर दिए भइहाल्यो, उसले एकैछिनमा 400 पेज पढिदिन्छ, जस्ताको तस्तै लेखिदिन्छ होइन। भनेपछि के खोजेको हामीले भन्ने हो। त्यसैले यो प्रारम्भिक क्वालिफाइङ टेस्टमा आएको नम्बरलाई मूल परीक्षामा जोड्दाखेरि सेवाले चाहिने किसिमका मान्छे भन्दा पनि यो इन्फर्मेसनलाई राख्न सक्ने किसिमका मान्छेहरू बढी पास हुने स्थिति देखिएको छ। फेरि क्वालिफाइङ इक्जाम जुन हो प्रथम पत्र सबै सेवामा छैन, जस्तो न्याय सेवातिर तपाईँ जानुभयो भने त्यसमा फर्स्ट पेपर दिनै पर्दैन। अब तिनै मान्छे जो फर्स्ट पेपरै पास नगरिकन सेकेन्ड थर्डमा मात्रै पास गरेर शाखा अधिकृतै हुन्छन् र भोलि पर्सि कुनै बिन्दुमा गएर तिनीहरू अरू फर्स्ट पेपरबाट 2-3 वर्ष फेल भएर बल्ल बल्ल आएका वा फर्स्ट पेपर राम्रो गरेर आएका मान्छेसँग कम्पिटिसन गर्नुपर्ने हुन्छ माथि गएर। त्यसैले यो विभेदपूर्ण छ, एउटा त कि गर्ने हो भने सबैलाई गर्नु पर्यो, अनि दोस्रो बरु यसलाई इजी बनाउने नि, न्यायतिर मान्छे पासै भएनन् भनेदेखि झन् न्यायमा सक्षम मान्छे चाहिने ठाउँमा चाहिँ हामीले इजी इन्ट्री गर्नु हुँदैन। त्यसैले त्यहाँ चाहिँ बरु चाहिँ सबैलाई जाँच लिँदाखेरि सहज किसिमको परीक्षा लिने, अनि मिनिमम 40 आएपछि त्यो के हुने त भन्दा इलिजिबल हुने, अनि त्यसको चाहिँ नम्बर नगरिने बनाउनुपर्छ। त्यो एउटा प्रब्लम छ, त्यसले सेवा समूहका बिचमा विभेद पनि गर्यो र चाहिए जस्तो ज्ञान भएका मान्छे ल्याउने भन्दा पनि इन्फर्मेसनको टेस्ट गरेर मान्छे ल्याउने किसिमको बनायो। अर्को हाम्रा परीक्षा प्रणालीमै समस्या छ। हामीले प्रोबिटी, अनेस्टी, इन्टिग्रिटी भन्छ, यो मान्छेको इमान्दारिता, निष्ठा अनि उसको सोच प्रवृत्तिलाई जाँच्ने खालको परीक्षा लिनुपर्छ। किन निजामती सेवामा आउन खोजिराखेको छ? पक्कै त्यो धनी हुनलाई निजामती सेवामा आएर त हुँदैन। कोही पनि जागिर खाएर कोही पनि मान्छे धनी सम्पन्न, यो पहिला पहिला लखपति भन्थे, अहिले त करोडपति भन्दा पनि अरबपति यस्तो हुन सक्दैन, होइन? त्यो स्योर छ, किनभने सबभन्दा धेरै तलब मुख्य सचिवको हुने भनेको 56,000 कि कति हुन्छ, भनेपछि त्यो 56,000 तलबले को कहिले धनी? सबै मुख्य सचिव हुँदैनन्, शाखा अधिकृतको 34,000 कि, अहिले त 40,000 पुग्यो के अरे कति छ, हो त्यो तलबले धनी हुँदैन। तर पनि मान्छेको यस्तो आकर्षण छ निजामती सेवामा भनेको, यति धेरै मान्छे निजामती निजामती भनेर हिँडिरहेका छन् किन त भन्ने कुरा सोच्नुपर्छ, र तिनीहरूको इमान्दारिता, निष्ठा, उनीहरूको बुझाइ, होइन, सोच, धारणा, प्रवृत्तिलाई जाँच्ने खालको हुनुपर्छ, इमान्दार मान्छेलाई ल्याउने खालको, त्यो छैन। अर्को पाठ्यक्रम हाम्रो समय सापेक्ष नियमित रूपमा अपडेट हुनुपर्छ, प्रत्येक वर्ष अपडेट हुनुपर्छ, तर हाम्रो 5, 6, 7, 8, 10 वर्षसम्म एउटै पाठ्यक्रम रहिरहन्छ, समय सापेक्ष त्यसमा सुधार हुँदैन। अर्को हाम्रो परीक्षणका विधिहरू जुन 10 नम्बरको 10 नम्बरको क्वेसन दियो अनि त्यसपछि त्यो रटेर त्यहाँ पोइन्ट ठक ठक ठक राम्रो ह्यान्ड राइटिङ, होइन, बुलेटमा लेख्न सक्ने मान्छे जाँच हुँदा साँच्चै त्यसैबाट चाहिँ ट्यालेन्ट मान्छे आउँछ वा अरू विभिन्न खालका विधिहरूको अवलम्बन गर्नुपर्छ। एकछिनलाई तपाईँलाई ओपन बुक इक्जाम किन नलिने, कुनै एउटा प्रब्लम दिने, लाइब्रेरीमा बस्न दिने, किताब जति लिएर आउनुहुन्छ आउनुहोस्, तर के समस्या दिने त भन्दाखेरि अब तपाईँलाई जाँचमा क्वेसन चाहिँ यस्तो कन्स्ट्रक्टिभ क्रिएटिभ आउनु पर्यो कि तपाईँले त्यो किताब हेरेर रेफरेन्सका रूपमा प्रयोग गर्न सक्नुहोस् तर सार्ने कुरा कुनै पनि आन्सर नहोस्। भनेपछि तपाईँ शाखा अधिकृत हुने हो भने के दिनु पर्यो, जस्तो उदाहरणका लागि भने तपाईँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर जानुभएको छ, गाउँमा यो चाहिँ बाढी पहिरोले गर्दाखेरि यति घर बगायो अथवा एउटा कुनै बस्ती नै बगायो, अब त्यहाँ त्यस्तो हुँदाखेरि केही घर क्षति भयो अनि त्यसपछि मान्छेहरूको पनि क्षति भयो, तर गाउँपालिकाले योजना के बनायो त भन्दा त्यहाँ बाँकी रहेको बस्ती अर्को ठाउँमा सार्ने भन्ने योजना बनायो, प्लेन ल्यान्डमा, सेक्योर्ड ल्यान्डमा, तर अब त्यहाँ भएका बुढापाका र मानिसहरू बरु हामी बगेर मर्न तयार छौँ तर हाम्रो यहाँ सिकारी थान छ, हाम्रो के अरे देवी थान छ, हाम्रो पिता पुर्खा यहीँ बसेका हुर्केका कुल छ, पितृ छ, के छ, म योबाट अन्त चाहिँ सरेर जान्न भन्ने मान्छेहरू भए, त्यहाँ सर्न भन्दा बरु हामी मर्छौँ भन्ने किसिमका मान्छेहरू भए, अब तपाईँलाई उनीहरूलाई सुरक्षित पनि गर्नु छ, तपाईँको योजना कार्यान्वयन गर्न उनीहरू तयार पनि छैनन्, तपाईँ प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ भने त्यो समस्याको कसरी समाधान गर्नुहुन्छ भनेर लेख्न दिए त तपाईँले के को कुनै के हेरेर लेख्नुहुन्छ र, होइन, हो त्यसमा चाहिँ तपाईँको क्रिएटिभ माइन्डको र साँच्चै गर्नुपर्ने काम पनि त्यही हो त्यस्तो किसिमका क्वेसनहरू सोध्नु पर्नेमा खालि एउटै सिलेबस 10 वर्ष राख्ने अनि त्यसपछि 8 वर्षसम्म फेल हुने अनि 9 वर्षमा पास भएर शाखा अधिकृत हुने, एकदम ट्यालेन्टेड हुने, होइन, यो खालको परीक्षण तरिकाहरू छन्, यी वैज्ञानिक छैन, त्यसमा सुधार गर्नुपर्ने हुन्छ। अर्को चाहिँ के पनि समस्या छ त भन्दा यो सेवा समूह आदिका बीचमा पनि यो कर्मचारी भर्ना गर्दाखेरि जुन परीक्षाहरू सञ्चालन गरिन्छ त्यसको स्ट्यान्डर्ड अफ सिलेबस एन्ड कोर्स, स्ट्यान्डर्ड अफ क्वेसन, अनि त्यसपछि यो कतिपयमा चाहिँ विज्ञहरूको अभावले गर्दाखेरि जजमेन्टको स्ट्यान्डर्ड, यिनीहरूमा पनि विविधता छ, एकरूपता छैन। अन्तर्वार्ता लिने मान्छेहरूलाई नै पहिला तालिम दिनुपर्ने स्थिति छ। अन्तर्वार्ताको सिप, अन्तर्वार्ता लिने तरिका, यिनीहरूको अभाव देख्छौँ हामीले। प्रयोगत्मक परीक्षा हामीले गर्न सकेका छैनौँ खासमा, खालि त्यही कम्प्युटरको टाइपिङ स्किल हेर्छौँ भने चाहिँ यस्ता खालका समस्याहरू छन् भनेर प्रब्लमलाई पनि हामीले लेख्न सक्छौँ। अब अर्कोमा चाहिँ कर्मचारी भर्नाका नवीनतम प्रवृत्तिहरू प्रकाश पार्दै नेपालको निजामती सेवामा भर्ना प्रणालीमा गर्नुपर्ने सुधार। अब यो यसरी भर्ना प्रणालीमा केही न्यु ट्रेनहरूको अभ्यास हुने गरेको छ। त्यस्ता न्यु ट्रेनहरू भनेका के हुन् त भन्दा, अब अहिले चाहिँ एउटा मेजर न्यु ट्रेन भनेको के हो त भन्दाखेरि यो सर्भिस कन्ट्राक्ट, है, सर्भिस कन्ट्राक्ट, सेवा करार, स्थायी भर्ना नगर्ने मान्छेलाई यो यति कार्य दिन काम गरे बापत प्रति दिनका हिसाबले यति पैसा दिने भनेर कुनै काम प्याकेजमा दिने, बाहिरबाट सेवा करारमा लिने चलन धेरै देशहरूमा छ। हामीले पनि धेरै कुरामा त्यो गरिसकेका छौँ, जस्तो कम्प्युटर अपरेटर, अब अहिले त हुन त व्यक्तिलाई करार लिन्छौँ, संस्थाबाट सेवा करारमा लिनुपर्ने हो। कार्यालय सहयोगी, सवारी चालक, त्यसपछि गएर सरसफाइ कर्मी, यिनीहरू सेवा करारमा, अनि कहिलेकाहीँ तपाईँले संसदमा चाहिँ सचिव, सहसचिव पनि सेवा करारमा ल्याउने भनेर भन्छन् नि, यस्तो खालको अन्त पनि अभ्यास भएको छ। यो अहिले नयाँ अभ्यास हो। यसको चाहिँ के हो त भन्दा, स्थायी दायित्व राज्यलाई सिर्जना नगर्ने, काम जति हो त्यसका लागि मान्छे हायर गर्ने, बजारमा जो सक्षम छ उसलाई कम्पिटेटिभ वेबाट काम दिने, अनि त्यसपछि सङ्गठन सरकारको भद्दा बनाएर धेरै कर्मचारी स्थायी राखेर पेन्सन दिएर यो नगर्ने भन्ने। त्यसैले सेवा करार, सर्भिस कन्ट्राक्ट, अथवा सर्भिस कन्ट्राक्ट एउटा अहिले भए प्रयोग भएको। अर्को ई रिक्रुटमेन्ट भन्छ, विद्युतीय पदपूर्ति। अब भर्ना गर्न चाहिँ लोकसेवा आयोगले तपाईँलाई घरै बसी बसी जाँच लियो हुन्छ वास्तवमा, होइन? यसरी ई रिक्रुटमेन्ट, तपाईँको दरखास्त अनलाइनबाट लिने, सिस्टमले त्यो दरखास्त ठिक वा बेठिक, रिजेक्ट वा एक्सेप्ट आफै सिस्टमले गरिदिने, मान्छेको त्यहाँ विवेकको प्रयोगै गर्नु नपरोस्। त्यसपछि तपाईँको मूल्याङ्कन, त्यहाँ भएका सर्टिफिकेटमा आएको पर्सेन्टेज, यो के को अङ्क आउँछ भने त्यो सिस्टमले नै अटोमेटिक इभ्यालुएसन गर्ने। त्यसपछि तपाईँको जाँच अनलाइनबाटै लिने, अनि कपी पनि मसिनले चाहिँ कम्प्युटरले रिड गर्ने गरी, कपी काट्ने गरी त्यो व्यवस्था गर्ने, अनि छनौट गर्दाखेरि मान्छेको नाम कसैले केही थाहा नपाउने, कोडका आधारमा कम्प्युटरले कोड नम्बरका आधारमा यति मान्छे छानिए भनेर छान्ने, यस्तो खालको ई रिक्रुटमेन्ट सिस्टम धेरै ठाउँमा प्रयोग भएको छ। हामीले पनि त्यसलाई गर्न सक्छौँ। एटलिस्ट फर्स्ट पेपर त यसै पालिबाट गरे पनि लोकसेवा आयोगले वास्तवमा सक्छ। फर्स्ट पेपरको त तपाईँलाई अनलाइनबाट जाँच दिन लगाउने, मल्टिपल चोइस हो, तपाईँले सबमिट गरिसक्दा 100 क्वेसन गरेर सबमिट गर्दाखेरि ती रिजल्ट पनि आउँछ, तपाईँले पनि हेर्न पाउनुहुन्छ। लोकसेवा आयोगले त्यसको सर्भरमा जम्मा भएको रेकर्डलाई प्रिन्ट गरेर आजको रिजल्ट भनेर प्रकाशित गरिदिए भइहाल्छ, होइन? हो, यसरी ई रिक्रुटमेन्टको कुरा छ आजभोलि नयाँ। अनि अर्को चाहिँ यो पोचिङ रेडिङ भन्छ, है, पोच गर्ने, रेड गर्ने भनेको के हो त भन्दा, अर्को सङ्गठनमा ग्रुमिङ भइसकेको राम्रो काम गर्ने जनशक्तिलाई बढी आकर्षक तलब भत्ता सुविधा दिएर बिचैबाट लिएर आउने, है, जस्तो कुलमान सिंह घिसिङ भनेर अहिले छ नि, के यस्तो मोरो जति पाइन्छ के हामीलाई के यो देशलाई कुलमान जस्तो छोरो चाहिन्छ भन्ने गीत छ, होइन? तपाईँले टिकटक सिकटक हेर्नुहुन्छ होला। अब यदि कुलमान सिंह चाहिँ साँच्चै त्यस्तो सफल हो भनेदेखि एकचोटि कुलमान सिंह सफलै हो, होइन नभनौँ, होइन, कुलमान सिंहलाई चाहिँ अब तपाईँले त्यही कुलमान सिंहले पनि त्यहाँ लोभ गर्ने होइन, विद्युत प्राधिकरणमा त अब जो जे मान सिंह आए पनि लोड सेडिङमा जान त्यसले आँट गर्न सक्दैन, जाँदा पनि जाँदैन, सबै कुलमान सिंहले गर्दा भएको पनि होइन, होइन, प्रसारण लाइन विस्तार, इन्डियाबाट ल्याउने कुरा, चुआउट नियन्त्रण गर्ने कुरा, उसले चुआउट नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्यो, म्यानेजमेन्ट राम्रो गर्यो, लोभ गरेन कमिसनको, त्यो उसको सबल पक्षहरू हुन्। अब उसलाई त्यहाँ बस्ने, त्यहाँ राख्ने होइन, अर्को संस्था मान्यो, कुनै मन्त्रालय यस्तो खत्तम भयो, एकछिनलाई स्वास्थ्य मन्त्रालयले राम्रो काम गर्न सकेका छैन भन्ने लाग्छ भनेदेखि कुलमान सिंहलाई चाहिँ कन्ट्र्याक्टमा यो पोच गरेर, रेड गरेर, त्यहाँभन्दा बढी राम्रो दिएर त्यहाँ ल्यायो भनेदेखि त्यसलाई चाहिँ पोचिङ भन्छ, वा प्राइभेट सेक्टरको भनौँ न एउटा संस्थामा राम्रो गरिराखेको कुनै ब्याङ्कको सिओ छ भने अब त्यसलाई ल्याएर चाहिँ नेपाल ब्याङ्क लिमिटेडको सिओ बनाइदियो भने होइन एकैचोटि माथिल्लो पदमा ल्याइयो भने त्यसलाई चाहिँ अर्कोले ग्रुम गरेको, लगानी गरेको, ट्रेन गरेको, वेल पर्फर्म रिनाउन मान्छेलाई बिचैबाट लिएर आउनु त्यसलाई चाहिँ कोचिङ भन्छ अथवा रेडिङ भन्छ, अर्कोबाट लिएर आउने यो प्रवृत्ति पनि धेरै छ। अर्को चाहिँ अहिलेको रिक्रुटमेन्टमा नयाँ कुरा चाहिँ के छ त भन्दा इन्क्लुसिभ रिक्रुटमेन्ट है, इन्क्लुजन, यो सामाजिक समावेशीकरण, दलित जनजाति महिला मधेसी अपाङ्गता यिनीहरू सबैलाई रिक्रुट गर्ने कुरा, क्रस कल्चरल कम्पिटेन्सी प्राप्त गर्नलाई इन्क्लुसिभ रिक्रुटमेन्टको कुरा पनि छ, यो नवीनतम प्रवृत्तिभित्र पर्छ। अनि अर्को चाहिँ पोर्टफोलियो करियर म्यानेजमेन्ट भन्ने छ, यो पोर्टफोलियो करियर म्यानेजमेन्ट भनेको चाहिँ कुनै पनि व्यक्ति एउटा मात्रै संस्थामा जीवनभरि काम गर्ने, त्यो संस्था डुब्यो भने आफ्नो जब पनि जाने त्यस्तो गर्नु हुँदैन, विभिन्न संस्थाहरूमा थोरै थोरै आवर काम गरेर आफ्नो एक्सपर्टिज सेल गर्नुपर्छ, अथवा यु हेभ टु बी इन्भल्भ इन मल्टिपल एजेन्सी फर प्रोभाइडिङ देम सर्भिस सो द्याट इफ वान एजेन्सी गोज टु ब्याङ्करप्ट देन यु विल बी गेटिङ स्यालेरी ओर बेनिफिट फ्रम अदर एजेन्सिज यु आर बिङ इन्भल्भ, अनि तपाईँसँग पनि मल्टिपल एक्सपिरियन्सेस हुन्छ, करियर अपर्च्युनिटी पनि मल्टिपल एजेन्सीमा हुन्छ, त्यसलाई हामी यो चाहिँ रिक्रुटमेन्टको अर्को एउटा न्यु ट्रेन्ड भन्छौँ, पोर्टफोलियो करियर म्यानेजमेन्ट। सो यस्ता खालका विभिन्न खाले नयाँ ट्रेन्डहरू चाहिँ प्रयोग गरिएको हुन्छ। अर्को चाहिँ रेड कार्पेटिङ भन्ने पनि हुन्छ, यो प्राय के भन्छ युनिभर्सिटी टप गर्नेहरूलाई बिना प्रतिस्पर्धा सिधै ल्याएर जागिर दिने, यस्ता खालका विभिन्न न्यु ट्रेन्डहरू छन् भने नेपालमा भर्ना प्रणालीमा के सुधार गर्नु पर्ला भन्ने छ। अब यसमा चाहिँ तपाईँलाई अघि नै मैले भने भर्ना भनेपछि तपाईँले केदेखि आकर्षणदेखि छनौटदेखि, अब आकर्षण र छनौटका अघि मैले भने भनेको चाहिँ यो दरखास्त सङ्कलनदेखि अनि छन् के परि छनौटका परीक्षाका विधिहरू तिनीहरूका समस्याहरू भने त्योभन्दा बढी भर्नामा के को भन्नु पर्यो त भन्दा अब तपाईँले पदस्थापनको भन्नु पर्यो, किनभने नियुक्तिमा कुनै समस्या हुँदैन, शपथमा कुनै समस्या हुँदैन, पदस्थापनमा हाम्रो राइट पर्सन इन राइट प्लेस छैन भन्ने है। तपाईँले ट्रेडिसनल्ली चाहिँ राइट म्यान इन राइट प्लेस भन्नुहुन्छ, आजभोलि म्यान म्यान भन्न पाइँदैन कि म्यान एन्ड वुमेन भन्नु पर्यो होइन, होइन भने राइट पर्सन इन राइट प्लेस चाहिँ हामी कहाँ छैन, यो उपयुक्त स्थानमा उपयुक्त व्यक्तिलाई हामी पदस्थापन गर्दैनौँ, उसको योग्यता अनुभव र रुचिका आधारमा उपयुक्त ठाउँमा गर्दैनौँ, त्यो पदस्थापनमा समस्या छ। अर्को त्यो पदस्थापनकै बेलामा सोर्स आफ्नो मान्छे राजनीतिक सन्निकटता जस्ता कुराहरूले त्यो फ्याक्टरले काम गरिराखेका हुन्छ, त्यो पनि समस्या छ। र अर्को चाहिँ पदस्थापन पछि हामीले मैले भनेको थिएँ यो जुन अभिमुखीकरण दिने चलन छैन हामी कहाँ है, अभिमुखीकरण भनेको सङ्गठनको काम कर्तव्य अधिकार, त्यो व्यक्तिको काम कर्तव्य अधिकार, उसका जिम्मेवारी, उसको कामको मापन गर्ने विधि, उसको सुपरिवेक्षण, सङ्गठनको लेआउट होइन, अनि त्यसपछि कार्यालय समय पोसाक, अनि त्यसपछि कार्यालयमा पालना गर्नुपर्ने आचरण, यी सारा कुरा सिकाउनु पर्ने हुन्छ सामान्य कुराहरू, त्यसलाई अभिमुखीकरण, त्यो चलन हामी कहाँ छैन। यसरी नेपालको निजामती सेवाको भर्नामा भएका यी चाहिँ समस्या भए यसलाई उल्टाएपछि सुझाव सुधार गर्न तिनीहरूमा सुधार गर्नुपर्छ भन्ने हो। अब अर्को चाहिँ बढुवा भन्नाले के बुझिन्छ, नेपालको निजामती सेवामा बढुवा सम्बन्धी के कस्ता व्यवस्थाहरू छन्। बढुवा भनेको चाहिँ कुनै पनि कर्मचारी हालको पदबाट चारवटा कोटा है, ध्यान दिनुहोस् है, कुनै पनि कर्मचारी हालको पदबाट चारवटा तिनवटा पी र एउटा चाहिँ आर भन्छ, पोजिसन अहोदा वा पद श्रेणी, अनि त्यसपछि पे तलब भत्ता सुविधा, अर्को पी चाहिँ प्रेस्टिज उसको मान इज्जत प्रतिष्ठा, र आर भनेको रेस्पोन्सिबिलिटीमा बढोत्तरी हुनु है, बढोत्तरी हुनुलाई हामी बढुवा भन्दा रहेछौँ। त्यसैले बढुवा भनेको सङ्गठनमा कुनै पनि कर्मचारीको हालको पद अथवा यो पोजिसन पे अनि त्यसपछि गएर प्रेस्टिज र रेस्पोन्सिबिलिटीमा प्रगति उन्नति र बढोत्तरी हुनुलाई हामी बढुवा भन्छौँ, अथवा ती कुराहरूमा बढोत्तरी सहित हालको अवस्थाबाट माथिल्लो तहको नयाँ पदमा जानुलाई हामी बढुवा भन्छौँ। इट इज ए प्रोसेस अफ अपग्रेडिङ फ्रम करेन्ट पोजिसन टु ए हायर पोजिसन विथ दि इन्क्रिजमेन्ट इन पोजिसन पे प्रेस्टिज एन्ड रेस्पोन्सिबिलिटी अफ एन इम्प्लोइ इन अर्गनाइजेसन सङ्गठनमा अथवा निजामती सेवामा कर्मचारीको हालको पद तलबद्ध सुविधा प्रतिष्ठा र जिम्मेवारीमा बढोत्तरी भई हालको श्रेणी तहभन्दा माथिल्लो श्रेणी तहमा यो वृद्धि हुनुलाई हामी बढुवा भनेर भन्दा रहेछौँ। यी चारवटा कुराको बढुवा नभएर चाहिँ फेरि बढुवा हुँदैन नि। यसरी हामीले बढुवा अब निजामती सेवामा कर्मचारी निश्चित तहमा प्रवेश गरिसकेपछि निश्चित अवधिपछि उसलाई त्योभन्दा माथिल्लो तहमा उन्नति हुने इच्छा अभिलाषा लाग्नु स्वाभाविकै हो र उसले आफ्नो अनुभव यो ज्ञान सिप योग्यता आदिले माथिल्लो तहमा रहेर अझ राम्रो काम गर्न सक्ने हुन्छ समयमै र प्रतिस्पर्धा र योग्यताका आधारमा बढुवा गरियो भने। त्यसैले कर्मचारीलाई सङ्गठनभित्र उत्प्रेरित राख्न वृत्ति विकासको सुनिश्चितता गर्न अनि कर्मचारीलाई प्रगतिका लागि प्रयत्नशील तुल्याइरहनका लागि बलुवा बढुवा प्रणालीले ज्यादै महत्त्वपूर्ण भूमिका खेल्छ। यति हामीले बढुवाको विषयमा बुझ्नुपर्छ। अब कर्मचारी बढुवाका विभिन्न विधिहरू हुन्छन् तल आउला अहिले क्वेसनमा चाहिँ यही भनिदिन्छु। एउटा खास गरिकन कर्मचारी बढुवाको विधिमा चाहिँ यो क्लोज करियर सिस्टमबाट गर्ने कि ओपन करियर सिस्टमबाट गर्ने त्यो करियर सिस्टमले पनि डिटर्माइन गर्छ। एउटा विधि चाहिँ के हुन्छ त भन्दाखेरि यो कार्यक्षमताको मूल्याङ्कनका आधारमा कार्यक्षमताका आधारमा कार्य सम्पादन मूल्याङ्कनका आधारमा बढुवा गर्ने हुन्छ। उसले तल्लो हालको पदमा राम्रो गर्नेलाई माथिल्लो तहमा बढुवा गर्ने। हामीले यो विधिलाई के भनेका छौँ कार्य कुशलता र ज्येष्ठताका आधारमा बढुवा भनेका छौँ। यो चाहिँ उसको कार्यक्षमताको मापन गरेर हामी कहाँ कार्यक्षमता भनेर के कुराको कार्यकुशलता भनेर के कुरा हेरिन्छ त भन्दा एउटा ज्येष्ठता हेरिन्छ सेवाको अवधि, अर्को भौगोलिक क्षेत्रमा काम गरेको अनुभव हेरिन्छ त्यो कति वर्ष गरेको छ भन्ने कुरा, त्यसपछि तालिमको अङ्क हेरिन्छ उसको शैक्षिक योग्यता हेरिन्छ होइन यी विभिन्नको अङ्कलाई जो अनि कार्य सम्पादन मूल्याङ्कनको अङ्क यो पाँचवटा कुरालाई हेरेर हामीले कार्यक्षमता अथवा यो कार्यकुशलता अथवा कार्यक्षमता र ज्येष्ठताका आधारमा हामीले बढुवा गर्छौँ। यी पाँचवटा कुरा पुगेको सबैभन्दा ज्येष्ठ बढुवा हुन्छ। त्यसैले यो चाहिँ एउटा कार्यक्षमताको मूल्याङ्कनमा आधारित बढुवा हुने भयो भने अर्को चाहिँ के हुने भयो त भन्दा प्रमोसन बाई सिनियरिटी ज्येष्ठताको आधारमा बढुवा, अरू कुरा नहेरिकन जो सिनियर मस्ट छ त्यो त्यसलाई बढुवा गर्ने वा अरू कुरा हेर्दा हेर्दै पनि तिनीहरूमध्ये सिनियर मस्टलाई बढुवा गर्ने त्यो हुनसक्छ। एउटा विधि हाम्रो पनि छ, हामी कहाँ चाहिँ विभिन्न तहमा विभिन्न प्रतिशत छ। ज्येष्ठतमले जस्तो सचिव 20% सचिव चाहिँ सबैभन्दा ज्येष्ठ हुन्छ अनि कार्यकुशलताको मूल्याङ्कनद्वारा चाहिँ अरू 80% सचिव बढुवा हुन्छ। अब मुख्य सचिव प्रिन्सिपल्ली ज्येष्ठताका आधारमा गर्नुपर्ने हो तर अब प्रधानमन्त्रीले आफूले विश्वास गरेको सचिवलाई योग्यता पुगेको सचिवलाई मुख्य सचिव बनाउने चलन पनि छ। अब तल सहसचिवमा हेऱ्यो भनेदेखि चाहिँ अब यो के अरे के भन्छ 10% खुल्ला प्रतियोगिता 20% आन्तरिक प्रतियोगिता 20-10-30 भयो 35-35% चाहिँ ज्येष्ठता र यो चाहिँ के भन्छ कार्यक्षमता मूल्याङ्कन यस्ता खालका। त्यसैले त्यो कार्यक्षमताको मूल्याङ्कन अर्को ज्येष्ठता त्यसरी बढुवा गर्ने तरिका हुन्छ अनि अर्को चाहिँ आन्तरिक प्रतियोगिताद्वारा बढुवा हुन्छ। आन्तरिक प्रतियोगिता आन्तरिक प्रतियोगितात्मक आन्तरिक प्रतिस्पर्धा आन्तरिक प्रतियोगितात्मक प्रतिस्पर्धा अथवा परीक्षाद्वारा हामी कहाँ पनि विभिन्नमा विभिन्न प्रतिशत चाहिँ आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा हुन्छ। यो चाहिँ जाँच लिएर गर्ने बढुवा हो, यसमा अरू कुनै फ्याक्टरले काम गर्दैन। त्यो तहमा जस्तो नन गजेटेड छ भने 3 वर्ष अवधि पुगेपछि माथिल्लो तहमा बढुवा हुने इलिजिबल हुन्छ अनि त्यहाँबाट जाँच दिएर जान पायो। गजेटेड छ भने तल्लो तहमा 5 वर्ष काम गरेपछि त्योभन्दा माथिल्लो तहमा बढुवा हुने इलिजिबल हुन्छ अनि उसले आन्तरिक प्रतियोगितात्मक जाँच दिन पाउँछ। यसरी त्यो बढुवा छ भने अब हामी कहाँ चाहिँ खुल्ला प्रतियोगिता भन्ने छ, शाखा अधिकृत 70%, अनि त्यसपछि गएर चाहिँ उपसचिव को चाहिँ 10% छ, सचिव 10% यो खुल्ला प्रतियोगिता जुन छ, अब यसलाई चाहिँ खुल्ला भनिन्छ। बडुवामा तपाईँले टेबल हेर्नुभयो ऐनको भनेदेखि खुल्ला एउटा अनि अर्को बडुवा खुल्लाद्वारा अनि बडुवाद्वारा भन्नेमा चाहिँ आन्तरिक प्रतियोगितात्मक परीक्षा, कार्यक्षमता र ज्येष्ठता, अनि त्यसपछि यो कार्य सम्पादन मूल्याङ्कन र ज्येष्ठता गरेर तिनवटालाई बडुवा भनेको छ, एउटालाई चाहिँ खुल्ला भनेको छ। तर पनि हाम्रो इतिहासलाई हेर्दाखेरि खुल्ला प्रतियोगितामा पनि निजामतीभित्रकै मान्छे पास भएको देख्छौँ। त्यसैले तपाईँ तल्लो तहमा हुनुहुन्छ, राजीनामा दिनु भएन, सिफारिस भइसकेपछि त्यसलाई सहित जोड्नुभयो अनि माथिल्लो तहमा बडुवा हुनुभयो भने त्यो वास्तवमा बडुवै हो। त्यसैले खुल्ला प्रतियोगिता पनि केही हदसम्म बडुवै हो। त्यसैले बडुवाका यी विभिन्न विधिहरू हुन्छन् र नेपालमा यी विधिहरूको प्रयोग भएको छ। फेरि एकचोटि दोहोऱ्याएँ, खास गरी बडुवा मात्रै भन्दा आन्तरिक प्रतियोगितात्मक परीक्षा, कार्यक्षमता र ज्येष्ठताको मूल्याङ्कन अनि कार्य सम्पादन मूल्याङ्कन र ज्येष्ठताद्वारा बडुवा, ती तिनवटा बडुवा हाम्रो ऐनले भन्छ भनेदेखि त्यो बाहेक चाहिँ खुल्ला प्रतियोगिताद्वारा पनि निजामती सेवाकै मान्छे सेवाबाट राजीनामा नदिकन तल्लो तहमा हुँदाखेरिको सेवालाई नछुट्याइकन जोडेर माथिल्लो तहमा पास गरेर जान्छ भने त्यो पनि वास्तवमा भन्यो भने बडुवा नै हो। यो बाहेक अरू बडुवा पनि छ। निजामती सेवा ऐनले एउटै पदमा लगातार निश्चित अवधि काम गरेको हो भने, रिटायर हुन लाग्यो भने त्योभन्दा 1 वर्ष अगाडि माथिल्लो तहको पद दिने, जस्तो 12 वर्ष अवधि भन्दा बढी काम गरेको छ भने तपाईँ चाहिँ प्रथम श्रेणीसम्म चाहिँ द्वितीय श्रेणीसम्म भनौँ न उपसचिव छ, अर्को महिना रिटायर हुँदैछ भने यो महिना यदि 12 वर्ष पुगेको छ भने उसलाई सहसचिव बनाइन्छ र 1 महिनापछि सहसचिवबाट रिटायर गरिन्छ। शाखा अधिकृत छ, रिटायर हुन बाँकी छ भने उसलाई उपसचिव बनाएर रिटायर गरिन्छ। यो चाहिँ उसले लामो अवधि तल्लो पदमा काम गरेको रिवार्ड, एउटा त माथिल्लो तहको पेन्सन पट्टा बन्ने भयो, म यो पदबाट रिटायर भएको भन्न पायो, उसले फर्स्ट क्लासबाट भन्न पायो, दोस्रो पेन्सनको सुविधा पनि अलिकति बढ्छ, यसरी रिवार्ड गर्ने व्यवस्था पनि हामीले गरेका छौँ निजामती सेवा ऐनमा। यी विभिन्न बडुवाका व्यवस्थाहरू भए, अब के कस्ता व्यवस्था छन् भन्ने पनि आइहाल्यो। बडुवाका सैद्धान्तिक आधारहरू उल्लेख गरी नेपालको निजामती सेवामा ती आधारहरूको प्रयोग के के, अब बडुवाका सैद्धान्तिक आधार चाहिँ के हुन्, के के सैद्धान्तिक आधारमा बडुवा प्रणाली निर्देशित भएको हुन्छ आधारबाट भने, तिनवटा कुरा बुझ्नुपर्छ। एउटा चाहिँ मेरिट बाई के भन्छ क्वालिफिकेसन ओर क्यापासिटी, यो योग्यताद्वारा बडुवा हुनुपर्छ भन्ने सिद्धान्त होइन, मेरिटोक्रेसीको सिद्धान्तमा आधारित छ। अर्को प्रमोसन बाई सिनियरिटी अर्थात् ज्येष्ठताको सिद्धान्त, ज्येष्ठताको मान्यतामा आधारित सिद्धान्त, सबैभन्दा सिनियर मस्ट बडुवा हुनुपर्छ। अर्को एउटा सैद्धान्तिक आधार छ प्रमोसन बाई मेरिट कम सिनियरिटी, यो योग्यता र ज्येष्ठता दुइटैको संयोजनका आधारमा प्रमोसन सिस्टम गाइडेड हुनुपर्छ भन्ने, यी तिनवटा फन्डामेन्टल यो थ्योरेटिकल बेसिसहरू छन्। प्रमोसन बाई मेरिट, प्रमोसन बाई सिनियरिटी, प्रमोसन बाई सिनियरिटी कम मेरिट भन्ने तिनवटा फन्डामेन्टल प्रिन्सिपल छन्। त्योभन्दा बढी सिद्धान्त तपाईँले के जोड्न सक्नुहुन्छ त भन्दा, प्रिन्सिपल अफ इक्वालिटी, प्रिन्सिपल अफ फेयरनेस होइन, प्रिन्सिपल अफ कम्पिटिसन होइन, र प्रिन्सिपल अफ एक्सपिरियन्सेस एन्ड एक्सपर्टिज भनेर अरू 2-3 4 वटा पनि थप दिन सक्नुहुन्छ बडुवाका सैद्धान्तिक आधार भन्दाखेरि है। यसरी यी चाहिँ बडुवाका सैद्धान्तिक आधारहरू भए। नेपालको निजामती सेवामा ती आधारहरूको के कति प्रयोग भएको पाउनुहुन्छ, आफ्नो धारणा राख्नुहोस् भने, नेपालको निजामती सेवामा प्रमोसन बाई मेरिट पनि छ, जस्तो तल्लो तह शाखा अधिकृतलाई सेवा प्रवेश तह भनिन्छ, 70% ओपन कम्पिटिसनबाट पदपूर्ति हुन्छ, अथवा तल्लो तहका मान्छे माथिल्लो तहमा पनि बढुवा हुन्छन् होइन। अनि त्यसपछि आन्तरिक प्रतियोगिता छ, उपसचिव सहसचिवमा यो 20%, यसरी यो जाँच लिएर लिने प्रमोसन बाई मेरिटको सिद्धान्तको पनि हामीले अवलम्बन गरेका छौँ। एकातिर भने प्रमोसन बाई सिनियरिटी, इभन सचिव बडुवामा, मुख्य सचिव बडुवामा पनि खास गरिकन सचिव बडुवामा 20% सिनियरिटीको आधारमा हुन्छ, कार्य सम्पादन कमजोर हुँदा हुँदै पनि। अनि त्यसपछि गएर मुख्य सचिव सामान्यतया सिनियर मोस्ट हुने चलन छ, र सहसचिव र उपसचिवमा पनि यो चाहिँ सिनियरिटी बेस्ड प्रमोसनहरू छ, उपसचिव र सहसचिवमा 35-35% चाहिँ सिनियरिटी बेस्ड प्रमोसन छ, र कार्यक्षमताका आधारमा हुने बढुवामा पनि सेवा अवधि भनेको सिनियरिटीकोले त्यहाँ चाहिँ अङ्क पाउँछ, त्यो ज्यादै महत्त्वपूर्ण हुन्छ सिनियरिटी। यसरी नेपालको निजामती सेवामा बढुवा सम्बन्धी मेरिटमा आधारित सिद्धान्त, अनि त्यसपछि ज्येष्ठतामा आधारित सिद्धान्तको पनि के छ मिश्रण छ। त्यसैले नेपालको निजामती सेवामा चाहिँ इम्प्लोय प्रमोसन बेस्ड अन यो चाहिँ सिनियरिटी कम मेरिट अथवा मेरिट कम सिनियरिटी, यो योग्यता प्रणाली र चाहिँ ज्येष्ठता दुइटैको सम्मिश्रण छ, यस्ता यस्ता व्यवस्था छन् भनेर यो चाहिँ तपाईँहरूले लेख्नु पर्ने हुन्छ। त्यसको प्रयोग चाहिँ यसरी भएको छ भने नेपालको निजामती सेवामा बढुवा सम्बन्धमा भएका समस्या पहिचान गरी तिनको समाधान, भेरी सिम्पल। अघि नै मैले भनिहालेँ यो बढुवा पूर्वानुमान योग्य छैन, मेरो कहिले बढुवा हुन्छ भनेर कुनै पनि कर्मचारीले अनुमान गर्न सक्दैन, किनभने बढुवा सम्बन्धी नियमहरू बारम्बार परिवर्तन भइरहन्छन्। बढुवाको प्रोभिजन नियमावलीमा, निजामती सेवा नियमावलीमा हुन्छ विशेष डिटेल प्रोभिजन, त्यसलाई क्याबिनेटले संशोधन गर्छ, 52-53 चोटि चाहिँ त्यो बढुवाको मात्रै प्रोभिजन संशोधन भएको छ आफ्नो हित अनुकूल हुने गरी निर्णयकर्ताहरूले यसलाई। त्यसैले यो कसैको पनि बढुवा पूर्वानुमान योग्य छैन, एउटा बढुवा चाहिँ विभिन्न सेवा समूहहरू बिचमा पनि समान अवसरको छैन, कुनै सेवामा 5 वर्ष पुग्ने बित्तिकै बढुवा हुन्छ, कुनै सेवामा 14 वर्ष पुग्दा पनि बढुवा हुँदैन। त्यसैले सेवा समूहका बिचमा बढुवाको अवसरमा पनि विभेद छ वा असमानता छ। अर्को चाहिँ यो बढुवा गर्दाखेरि हामीले जुन कार्यक्षमताको मूल्याङ्कनद्वारा जुन बढुवा गर्छौँ, त्यो कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवामा चाहिँ हामीले के को मूल्याङ्कन गर्छौँ त भन्दा हालको पदमा उसले गरेको कामको मूल्याङ्कन गर्छौँ। त्यसको अर्थ भोलि माथिल्लो पदमा गएर पनि उसले काम गर्न सक्छ भन्ने छैन, बढुवा भइजाने पदको काम गर्न उसमा क्षमता छ कि छैन भनेर जाँच नै गर्दैनौँ। सो द्याट इज अनदर प्रब्लम, बढुवा भइजाने पदको काम गर्न सक्ने क्षमताको मूल्याङ्कन नगरिनु त्यो समस्या अर्को समस्या हो, होइन? अनि त्यस्तै गरिकन यो बढुवालाई खास गरी कार्य सम्पादनमा पूर्ण रूपले आधारित बनाउन सकिएको छैन, तर कार्य सम्पादन मूल्याङ्कन बढुवाको मूल आधार हो, तर कार्य सम्पादन मूल्याङ्कन चाहिँ वस्तुगत र वैज्ञानिक छैन, त्यसले गर्दा बढुवा पनि वस्तुगत र वैज्ञानिक हुन सकेको छैन। अर्को ल्याटरल इन्ट्रीले गर्दा तल्लो तहका कर्मचारीहरूमा मनोबल कमजोर छ, नयाँ एकदमै यङ मान्छे बाहिर के अरे अनुभवै नभई निजामती सेवामा अनुभवै नभई फुत्त फुत्त सहसचिव पास भइदिन्छ, त्यो भएपछि उसको पर्फर्मेन्समा पनि धेरैले क्वेसन उठाएका छन्, अनि त्यसपछि गएर सङ्गठनमा तल्लो तहका कर्मचारीहरूमा पनि मनोबल गिरेको छ। हाम्रो चाहिँ काम गरेर बढुवा हुँदैन, यसरी पढेर पास गरेर मात्रै माथिबाट मान्छेहरू आउँछन् भन्ने हिसाबले मोटिभेसनमा त्यसले असर गरेको अवस्था छ। सो दिज आर देयर आर भेरियस यी मेजर प्रब्लमहरू मैले भने। अनि बढुवामा खास गरी सचिव र मुख्य सचिव बढुवामा राजनीतिक प्रभाव छ, त्यो चाहिँ राम्रो भएन, त्यसलाई हटाउनु पर्यो। यसरी बढुवाका समस्याहरू छन्। अनि ब्याचमा पनि हेर्ने हो भनेदेखि एउटै ब्याचको कोही मान्छे बढुवा भएर कहाँ पुगिसकेका हुन्छ, मानिलिउँ 300 अहिले त 500सम्म खुल्छ नि, प्रशासनमा 400 जना कर्मचारी छन् भने अब के भइदिन्छ त भन्दा एउटा मान्छे यसपालि बढुवा हुन्छ, त्यो 400 बढुवा हुनका लागि 3 वर्ष लाग्न सक्छ, भनेपछि त्यही मान्छे आफ्नै ब्याचको उसले जाँच पनि पास गरेका छैन, केही पनि छैन, ऊ चाहिँ 3 वर्ष भइसक्यो उपसचिव भएको, अर्को कोही चाहिँ शाखाधिकृतै छ 3 वर्षदेखि भनेदेखि अब त्यसले चाहिँ विभेद जस्तो पनि देखायो, असमानता मनोबल गिराउने पनि भयो, यस्ता खालका समस्याहरू छन्। सुझाव त्यसलाई उल्टाएर लेख्ने। वृत्ति विकास भन्नाले के बुझ्नुहुन्छ, कर्मचारीको वृत्ति विकासका प्रमुख पक्षहरू लेख्नुहोस् भन्ने अर्को मैले यहाँ क्वेसन राखेको छु। अब वृत्ति विकास भनेको चाहिँ पहिला करियर भनेको कुनै पनि मान्छेले कुनै पनि पेसालाई आफ्नो जीवन निर्वाहको आधारका रूपमा स्वीकार्छ भने त्यो करियर हो। इफ यु फिल द्याट यु सर्भाइभ बाई डान्सिङ, देन डान्सिङ इज युर करियर, त्यसैमा तपाईँले उन्नति प्रगति गर्दै जाने हो। इफ यु फिल द्याट यु वन्ट टु वर्क इन द फार्म हो इन युर होल लाइफ, देन you may get advancement or progress in that field, and you adopted that field as your lifelong profession, त्यसपछि कृषि तपाईँको करियर हो। होइन तपाईँ निजामती सेवामा प्रवेश गर्नुभयो भनेदेखि देन सिभिल सर्भिस इज योर करियर। त्यसैले कुनै पनि पेसालाई व्यक्तिले जीवन निर्वाहको मूल आधारका रूपमा स्वीकारेको छ भने उसका लागि त्यो करियर हुन्छ, क्यारियर होइन, फेरि क्यारियर भनेको चाहिँ त्यो सामान बोक्ने भाँडोलाई क्यारियर भन्छ, है करियर हुन्छ। अब करियर अथवा वृत्ति विकास भनेको चाहिँ के हो त भन्दा, कुनै पनि पेसालाई वृत्तिका रूपमा अवलम्बन गरिसकेपछि त्यो पेसामा क्रमशः उन्नति प्रगति र बढोत्तरी गर्दै जानुलाई हामी वृत्ति विकास भनेर भन्छौँ। त्यसरी वृत्ति विकास भनेको व्यक्तिले आफ्नो जीवन निर्वाहको आधारका रूपमा स्वीकार गरेर अपनाएको कुनै पेसा व्यवसायमा उसले उन्नति प्रगति गर्दै जाने प्रक्रिया वृत्ति विकास हो भनेर भन्नु पर्यो। सङ्गठनमा कुनै पनि कर्मचारी प्रवेश गरिसकेपछि ऊ त्यो सङ्गठनमा आफ्नो वृत्तिको पथमा उच्चतम बिन्दुमा पुग्ने लक्ष्य अभिलाषा सबै कर्मचारीमा हुन्छ। त्यसमा पुग्नका लागि उसले आवश्यक पूर्वाधारहरू तय गर्ने र समयमै पदोन्नति गर्दै जाने प्रक्रियालाई निजामती सेवाको सन्दर्भमा कर्मचारीको वृत्ति विकास भनेर भनिन्छ। कर्मचारी वृत्ति विकासका प्रमुख पक्ष के हुन् त त्यसो भए भनेपछि, कर्मचारी वृत्ति विकासका चाहिँ तपाईँहरूले धेरै लिटरेचरहरूमा हेऱ्यो भने ब्रोडली दुईटा पक्ष छन्, एउटा ट्रेनिङ, अर्को यो के भन्छ म्यानेजमेन्ट डेभलपमेन्ट। यसमा तपाईँले तिनवटा थप दिनुहोस्, उच्च शिक्षा तालिम र व्यवस्थापन विकास, यो तिनवटा पक्ष खास गरी वृत्ति विकासको हो। तर पनि वृत्ति विकासका अझै अब यो किताबहरू सामान्यतया यो तिनवटा पक्षको बारेमा चर्चा खासमा त्यसमा पनि तालिम र व्यवस्थापन विकासको मात्रै चर्चा हुन्छ। हाम्रोमा उच्च शिक्षाको प्रोभिजन भएकोले त्यसलाई उच्च शिक्षा पनि एउटा पक्ष हो। तर यो उच्च शिक्षा तालिम व्यवस्थापन विकास सबैले के गर्छ त भन्दा कर्मचारीको क्षमता विकास गर्छ। त्यसैले अझै ब्रोडली सोच्दाखेरि चाहिँ यो वृत्ति विकासका पक्षमा एउटा क्षमता विकास, अनि दोस्रो चाहिँ के हो त भन्दाखेरि यो वृत्ति पथमा उन्नति प्रगति वा प्रमोसन, होइन माथिल्लो तहमा पुग्ने कुरा, र अर्को एउटा चाहिँ के हो त भन्दाखेरि त्यो कर्मचारीको इज्जत प्रतिष्ठा सक्षमता र सँगसँगै उसको चाहिँ यो आर्थिक हैसियत सामाजिक हैसियतमा अभिवृद्धि हुनु, यो यसरी पनि हेर्न सक्नुहुन्छ तपाईँले तिनवटा पक्ष भनेर। एउटा क्षमता विकास क्यापासिटी डेभलपमेन्ट, दोस्रो चाहिँ करियर इन्हान्समेन्ट, त्यो करियरमै भनौँ न करियर ल्याडरमा ग्रोथ भनौँ करियर ग्रोथ भनिदिए हुन्छ वृत्तिमा वृद्धि हुने कुरा, र तेस्रो चाहिँ के हो त भन्दा उसको जीवन स्तरमा सुधार पनि वास्तवमा यो वृत्ति विकासको पार्ट हो। यसरी ब्रोडली हेरे पनि भयो, त्यसमा पनि गल्ती हुँदैन, खास लेख्नुपर्ने चाहिँ त्यसरी हो। तर जाँचमा लेख्दा त अब धेरैले चाहिँ ह्यान्ड आउट्समा अथवा गाइडहरूमा किताबहरूमा चाहिँ यो तिनवटा कुरा तपाईँले लेखेको हुन्छ। अहिलेको एक नम्बरको जुन थियो क्षमता विकास क्यापासिटी डेभलपमेन्ट, त्यस अन्तर्गत कसरी क्यापासिटी डेभलपमेन्ट हुन्छ भन्दा एउटा तालिमबाट कुनै काम गर्ने सिप सिकेर तालिमबाट, दोस्रो चाहिँ व्यवस्थापन विकासबाट भनेको नेतृत्व तहमा पुगेर काम गर्न सक्ने क्षमता बढाउनका लागि तल्लो अवस्थादेखि नै कर्मचारीमा जे जे कुराको अपग्रेड गर्दै गरिन्छ, सरुवा भएर अतिरिक्त जिम्मेवारी दिएर कायम मुकायम दिएर वा तालिम दिएर उसको ज्ञान सिकाएर एक्सपोजरको अब अवसर दिएर आदि गरेर जुन त्यसलाई हामी म्यानेजमेन्ट डेभलपमेन्ट भन्छौँ, वा लङ टर्म म्यानेजमेन्ट अथवा निश्चित सर्ट टर्म म्यानेजमेन्ट डेभलपमेन्टका ट्रेनिङ पनि हुन सक्छन्। जस्तो एसिडिपी भनेर हामीले सचिव बढुवाका लागि नभई नहुने तालिम हो त्यो एसिडिपीको व्यवस्था छ, यी सबै म्यानेजमेन्ट डेभलपमेन्ट भए। त्यसैले ट्रेनिङ चाहिँ स्पेसिफिक काम गर्ने सिप कला कौशल सिकाउने कार्य हो, यो अल्पकालीन प्रकृतिको हुन्छ भने म्यानेजमेन्ट डेभलपमेन्ट चाहिँ लङ टर्म प्रोसेस हो। यसले चाहिँ डिसिसिभ क्यापासिटी, रिस्क बियरिङ क्यापासिटी, प्रब्लम आइडेन्टिफिकेसन एन्ड सल्भिङ क्यापासिटी, यो र यो नेतृत्व तहमा लिडरसिप क्यापासिटी बढाउनका लागि लङ टर्म सङ्गठनको इफोर्टबाट व्यक्तिको इफोर्टबाट त्यहाँ पुर्याउने प्रक्रियालाई चाहिँ हामी व्यवस्थापन विकास भनेर भन्छौँ। हाम्रो देशमा उच्च शिक्षाको पनि अवसर छ, निजामती सेवामा आएपछि मास्टर्स पढ्न पिएचडी पढ्न धेरै देशहरूबाट छात्रवृत्ति आउँछ, बिदा पाउनुहुन्छ, तलबी बिदा पाउनुहुन्छ, देशभित्रै पनि तपाईँले छात्रवृत्ति सहित मास्टर्सहरू पढ्ने व्यवस्था छ, अनि त्यसपछि विदा पनि पाउनुहुन्छ भनेपछि यस्तो उच्च शिक्षा पनि तपाईँको क्षमता विकास होइन कि वृत्ति विकासको एउटा पक्ष हो त्यहाँ गरिएको। अब त्यो बाहेक तपाईँले चाहिँ पढ्नुभयो, ज्ञान सिप लिनुभयो, होइन क्षमता सबै विकास त गर्नुभयो, तर बढुवा भएन भने पनि वृत्ति विकास हुँदैन। त्यसैले भर्टिकल्ली चाहिँ यो ग्रोथ करियर ग्रोथ हुनु पर्यो तपाईँको वृत्तिमा, उपसचिव सहसचिव सचिव मुख्य सचिव हुँदै जानु चाहिँ करियर ग्रोथ हुनु पर्यो। यसरी तपाईँले ज्ञान सिप योग्यताले कम्पिटेन्सी पनि बढाउनु भयो, मान्छेले विद्वान भने धेरै काम पनि गर्न सक्नुभयो, ग्रोथ पनि भयो, उपसचिव सहसचिव सचिव मुख्य सचिव हुनुभयो, तर खानै पुगेन घरमा, होइन, तपाईँको जीवन स्तरमा केही पनि सुध्रिएन, थोत्री लुगा लाएर हिँड्नुहुन्छ, खाना धौ धौ छोराछोरी पढाउन सक्नु भएको छैन, स्वास्थ्य उपचार गर्न सक्नु भएको छैन, त्यसलाई पनि करियर डेभलपमेन्ट भनेर चाहिँ भनिँदैन। त्यसैले सँगसँगै तपाईँको फाइनान्सियल क्यापासिटी अथवा यो के भन्छ प्रोस्पेरिटी पनि बढ्दै जानुपर्ने हुन्छ। यसरी ब्रोडली तपाईँले चाहिँ वृत्ति विकासमा क्षमता विकास अनि वृत्तिमा वृद्धि करियर ग्रोथ र चाहिँ व्यक्तिको पर्सनल ग्रोथ भनौँ न, पर्सनल ग्रोथ भनेको चाहिँ जीवन स्तरमा सुदृढि ल्याउने कुरासम्मका कुराहरू पर्छन्। तर धेरैले चाहिँ त्यही क्यापासिटी डेभलपमेन्ट अन्तर्गतको तालिम उच्च शिक्षा र व्यवस्थापन विकासलाई मात्रै पनि क्षेत्र मान्ने गरेका पक्ष मान्ने गरेका हुन्छन्। अब वृत्ति विकासलाई पूर्वानुमान योग्य र कर्मचारी उत्प्रेरणाको मूल आधार बनाउन संगठनले के कस्ता नीतिको अवलम्बन गर्नुपर्छ, मौलिक तर्क प्रस्तुत गर्नुहोस्। के गर्यो भने वृत्ति विकासलाई पूर्वानुमान योग्य बनाउन सकिन्छ, कर्मचारीको उत्प्रेरणाको आधार बनाउन सकिन्छ भन्दा, सबभन्दा पहिला त संगठनभित्र स्पष्ट वृत्ति पथ हुनु पर्यो सिस्टम, त्यसपछि कर्मचारीहरूले आफ्नो वृत्ति योजना आफैले बनाउनु पर्यो। वृत्ति पथ र वृत्ति सिस्टम चाहिँ संगठनले दिन्छ, तर योजना बनाएर त्यो अन्तर्गत ग्रोथ गर्ने त कर्मचारीको आफ्नै कुरा हो। अर्को, संगठनले चाहिँ कर्मचारीलाई करियर काउन्सिलिङ, करियर इन्फर्मेसन, करियर कोच यो चाहिँ बारम्बार दिइरहनु पर्यो, तिमी यो अवस्थामा छौ, यसो गर्यो भने यो तहमा पुग्न सक्छ, यी सम्भावनाहरू छन्, यसरी जाँच देऊ, यो गर भन्ने कुरा पनि उपलब्ध गराउनु पर्ने हुन्छ। त्यसलाई करियर काउन्सिलिङ, करियर कोचिङ, करियर इन्फर्मेसन भनेर भन्छ। त्यो कुरा सङ्गठनले गरिदिनुपर्ने हुन्छ वृत्ति विकासका लागि। अर्को चाहिँ वृत्ति विकास तालिमहरू आवश्यकतामा आधारित हुनुपर्छ र आवश्यक व्यक्तिले तालिममा सहभागी हुन पाउने मौका पाउनुपर्छ, न कि जो पाए त्यहीले हुनुहुँदैन, र तालिमबाट फर्केपछि त्यसको प्रभाव काममा कति पर्यो भनेर मूल्याङ्कन गर्ने व्यवस्था पनि हुनु पर्छ। हामीले तालिम, उच्च शिक्षा, वैदेशिक भ्रमण, व्यवस्थापन विकास तालिम यिनीहरूमा चाहिँ सबैलाई समान अवसर दिनुपर्छ, हामी कहाँ त्यो समान अवसर छैन, त्यसमा पनि सुधार गर्नुपर्ने हुन्छ। वृद्धि विकासका लागि गरिने तालिम प्रशिक्षणहरूमा पाठ्यक्रममा समय सापेक्ष सुधार गर्नुपर्छ, इन्स्ट्रक्टरहरूको चाहिँ क्यापासिटी इन्हान्स गर्नुपर्छ, सिप कौशल तौर तरिकाहरू नयाँ सिकाउनुपर्छ उनीहरूलाई, यो पनि अर्को जरुरी छ भने, कर्मचारीलाई पर्याप्त जीवन निर्वाह गर्न पुग्ने गरी तलब भत्ता सुविधा दिनुपर्छ, अतिरिक्त सुविधाहरू भन्छ स्वास्थ्य शिक्षा, त्यसपछि गएर चाहिँ आवासका प्रोभिजनहरू सुनिश्चितता गरिदियो भने मात्रै। अर्को, वृत्ति विकासका लागि महत्त्वपूर्ण कुरा त के हो त भन्दा मेरिटोक्रेसीलाई मेन्टेन गर्नुपर्छ र वृत्ति विकासको मूल आधार पर्फर्मेन्स अथवा कार्य सम्पादन हुनुपर्छ, कार्य सम्पादनको मूल्याङ्कन चाहिँ वस्तुगत ढङ्गले मेरिट बेस ढङ्गले गर्ने पद्धतिको अवलम्बन गर्नुपर्ने हुन्छ वृत्ति विकासलाई चाहिँ का समस्यालाई समाधान गर्नका लागि। त्यो यी कुरामा समस्या छन् भनेर अहिले समाधानका कुरालाई फेरि समस्यामा राख्न पनि सक्नुहुने भयो तपाईँले। तालिम कर्मचारी वृत्ति विकासको मुख्य अथवा प्रमुख माध्यम भएको सन्दर्भमा निजामती सेवामा कर्मचारीको वृत्ति विकासका लागि के कस्ता तालिम कसरी सञ्चालन गरिनु उपयुक्त, दुईटा कुरा सोध्यो, कस्ता कस्ता तालिम चाहिन्छन् र सञ्चालन कसरी गरिनुपर्छ। अब निजामती सेवा राज्यको समग्र सार्वजनिक मामिलाहरूको व्यवस्थापन गर्ने सेवा र स्थायी सरकार भएको कारणले गर्दा यसका कर्मचारीहरू सक्षम, उच्च सिप ज्ञानयुक्त अनि त्यसपछि चुस्त दुरुस्त र निर्णय गर्ने क्षमता भएका हुनुपर्ने हुन्छ। त्यो त्यस्तो किसिमको कर्मचारी बनाउनका लागि उनीहरूमा क्षमता विकासका कार्यक्रमहरू पर्याप्त ल्याइनुपर्छ। त्यसमध्ये तालिम एउटा ज्यादै महत्त्वपूर्ण माध्यम हो कर्मचारीको वृत्ति विकासको चाहिँ प्रमुख आधार हो तालिम। तर निजामती सेवामा कस्तो के विकासका लागि के कस्ता तालिम चाहिन्छ र कसरी सञ्चालन गर्नुपर्छ भन्दा, एउटा त मेन हरेक तहको पदमा सेवा समूहको पदमा सेवा प्रवेश गर्नेलाई अनिवार्य रूपमा सेवा प्रवेश तालिम दिनुपर्छ, नत्र भने उसले काम गर्न जाँदैन, टिप्पणी भन्ने केही थाहा हुँदैन, अनि गएपछि आज बस्नुभयो तपाईँलाई हाकिमले तोकलाई दिइहाल्छ श्री फलनाजी टिप्पणी पेस गर्ने भनेर, आज मरेर कनिकुती गरेर के टिप्पणी लेख्नुभयो, तिन दिनपछि तपाईँलाई हाकिमले तोक लगाउँछ यसका लागि क्याबिनेटमा लाने प्रस्तावको मस्यौदा बनाए पेस गर्न भनेर। अब तपाईँलाई क्या हो क्याबिनेट प्रस्तावको मस्यौदा, केही पनि थाहा छैन, त्यसैले यो के अरे निजामती सेवामा चाहिँ तालिम कस्तो किसिमको चाहियो त भन्दा सेवा प्रवेश तालिम चाहियो, र सेवा प्रवेश तालिममा चाहिँ थ्योरी पढाउने होइन कि उनले भोलि त्यो पदमा गएर के काम गर्नुपर्छ, त्यो काम गर्नसँग सम्बन्धित व्यवहारिक कुराहरू सिकाउनु पर्यो। अर्को तालिम कस्तो चाहिन्छ भनेदेखि सेवाभित्रका तालिम, सेवाकालीन सेवामा रहँदाका तालिमहरू चाहिँ कस्ता चाहियो त भन्दा आवश्यकतामा आधारित चाहियो। त्यसैले निड एनालिसिस गर्नु पर्यो, कसलाई के तालिम आवश्यकता छ, उसको कार्य सम्पादनको मूल्याङ्कन गर्दाखेरि नै उसलाई तालिम चाहिन्छ कि चाहिँदैन भन्ने कुरा पहिचान गर्न सकिन्छ। त्यसैले एसेसमेन्ट अफ ट्रेनिङ, ट्रेनिङ निड एसेसमेन्ट भनौँ न, तालिमको आवश्यकताको लेखाजोखा गर्नु पर्यो अर्को। अनि त्यसपछि गएर के अरे त्यो लेखाजोखा आवश्यकताको पहिचानका आधारमा कस्ता तालिम त भन्दा सेवाकालीन तालिमभित्र पनि एउटा चाहिँ आयोजनामा केन्द्रित तालिम, नयाँ आयोजना भयो त्यो आवश्यक व्यक्तिलाई त्यो आयोजनाको बारेमा तालिम, वा पोलिसी केन्द्रित तालिम हुनसक्छ, नयाँ पोलिसी नीति आयो सङ्गठनमा त्यो विषयको तालिम, प्रविधिमा आधारित तालिम वा प्रविधिलाई इन्ट्रोड्युस गर्नु पर्यो, मान्छेलाई प्रविधिको ज्ञान सिप सिकाउनु पर्यो भने त्यो तालिम हुनसक्छ, त्यस्तो तालिम। अनि त्यसपछि गएर अर्को मानव सम्बन्ध तालिम पनि दिनुपर्छ है, जनशक्तिलाई त्यो जरुरी छ, ह्युमन रिलेसन ट्रेनिङ, बिल्डिङ ट्रेनिङ। अनि त्यस्तै गरिकन टिमवर्क गर्ने, अर्गनाइजेसनल बिहेभियरको आत्मसात र उपयोग गर्ने क्षमता बढाउन, यस्ता खालका विषय अनुरूपका, अनि त्यसपछि गर्न क्षेत्र अनुरूपका, अनि त्यस्तै गरिकन एउटा चाहिँ के त भन्दाखेरि सङ्गठनको नीति रणनीतिमा परिवर्तन भएपछि त्यो अनुरूपका, र त्यसपछि निश्चित किसिमका नयाँ योजना आयोजना सञ्चालन गर्दा आयोजनामा आधारित यस्ता तालिमहरू हुनु पर्यो, विषयगत, क्षेत्रगत, आयोजनागत, नीतिगत यी तालिमहरू। अनि दोस्रो अर्को चाहिँ के हुनु पर्यो त भन्दाखेरि तालिममा के कस्ता तालिम चाहिन्छ भन्दा रिफ्रेसमेन्ट ट्रेनिङ, सधैँ काम गरिराखेर मात्रै हुँदैन, पहिला सिकेको सिपलाई रिन्यू रिभ्यू गर्नका लागि रिफ्रेस गर्ने खालका तालिमहरू पनि चलाउनु पर्छ। अर्को सेवाकालीन त हाम्रो पूर्व कन्डिसनै छ, सेवाकालीन भनेको 35 दिन कार्यदिनको सेवा प्राप्त, के तालिम नलिकन माथिल्लो तहमा बढुवा आउँदैन, भनेपछि अब यो सेवाकालीन तालिमलाई चाहिँ साँच्चै बढुवामा योगदान पुग्ने गरिकन लिङ्केज कायम गर्ने गरी वस्तुगत वैज्ञानिक बनाएर सञ्चालन गर्नुपर्छ। यो तालिम हाम्रो सेवाभित्रको पुनर्ताजगी तालिम, रिफ्रेसमेन्ट ट्रेनिङ यो पनि छँदैछ। हामी कहाँ चाहिँ म्यानेजमेन्ट, सिनियर म्यानेजमेन्ट डेभलपमेन्ट जुन एसइडिपी, एक्जिक्युटिभ म्यानेजमेन्ट डेभलपमेन्ट, सहसचिवहरू सचिव बढुवा हुनका लागि लिनुपर्ने तालिम हो, त्यो तालिम पनि आवश्यकतामा आधारित वस्तुगत वैज्ञानिक बनाउन सकेको छैन, तर त्यो तालिम पनि व्यवस्था छ। अर्को चाहिँ वैदेशिक तालिमको पनि व्यवस्था छ, हामी कहाँ वैदेशिक तालिमका लागि मनोनयन हुन्छ, अनि त्यसपछि विदेशमा गएर तालिम लिएर आउन पाउने, त्यो सँगसँगै अब वैदेशिक अध्ययन एक्सपोजर भिजिटहरू पनि छन्। यस्ता खालका तालिम सम्बन्धी व्यवस्थाहरू हामीले सञ्चालन गरेका छौँ र गर्नुपर्ने पनि त्यही हो, यस्ता सात तालिमहरू सञ्चालन गरिनुपर्छ। कसरी भन्दा आवश्यकतामा आधारित भएर ट्रेनिङको निड, अनि जो सम्बन्धित हो त्यही व्यक्तिलाई पठाएर तालिमका पाठ्यक्रमहरू समय सापेक्ष सुधार गरेर, इन्स्ट्रक्टरहरूको क्यापेसिटी डेभलपमेन्ट गरेर, इनोभेटिभ क्रिएटिभ र यो के भन्छ अलिकति टेक्नोलोजी बेस्ड भएर ट्रेनिङ सञ्चालन गर्ने, अनि व्यक्तिमा त्यस्ता ज्ञान सिप अभिवृद्धि गर्ने किसिमका तालिमहरूको सञ्चालन गर्नु जरुरी हुन्छ त्यो तरिकाले। अनि त्यसपछि गएर अर्को चाहिँ तालिम सञ्चालन गर्दाखेरि मोर यो पार्टिसिपेटरी अप्रोचबाट जो तालिम लिने मान्छेहरू हुन्, ट्रेनिजहरू हुन्, ती ट्रेनिजहरूलाई नै सबै गर्न दिने के, उनीहरूलाई नै एउटा प्रब्लम क्रिएट गर्ने, संलग्न गराउने, कुनै कुरा बुझेन सोध्यो आएन सोध्यो भने अब उसैलाई चाहिँ सोध्ने, उल्टे प्रश्न गर्ने, ग्रुप बनाएर छलफल गरेर चाहिँ तालिम दिने होइन, त्यो गर्दाखेरि चाहिँ बढी इफेक्टिभ ट्रेनिङ हुने गर्छ। ट्रेनिङमा हामी कहाँ भएको सेवा समूह र क्यापिटल र मोफसलमा बस्ने कर्मचारीका बिचमा जुन विभेद छ अवसरमा, त्यो अन्त्य गरेर समानुपातिक ढङ्गले, र जो त्यसका लागि बढी इन्डिभिजिबल र निडी छ, निडफुल छ, त्यसैलाई तालिममा पठाउने व्यवस्था गरिनु पर्छ। र अघि नै भने पाठ्यक्रम सुधार, त्यहाँको इन्स्ट्रक्टरहरूको नियमित क्षमता विकास, अनि अहिले पछिल्लो समयमा भन्दा चाहिँ कसरी तालिम सञ्चालन गरिनुपर्छ भन्दा कोभिडको सिनारियोमा तपाईँले जवाब दिनुभयो भनेदेखि चाहिँ अनलाइन मिन्स भर्चुअल मिन्सबाट चाहिँ ट्रेनिङलाई बढी प्रोत्साहन गर्नुपर्छ र ट्रेनिङमा अब हामीले आइसिटीको प्रयोग अत्याधिक गर्नुपर्छ भनेर यसरी चाहिँ सुझाव र मौलिक राय पेस गर्नुपर्ने हुन्छ। ला आज यति नै गरौँ, 9:35 पनि भयो। मैले खालि दुईवटा प्रश्न लिन्छु, लिनै पर्यो भने तपाईँहरूको केही छ भनेदेखि आफूले अनम्युट गरेर वा माधवजीले अनम्युट गरिदिनु, अनि कसैले सोध्न चाह्यो भने सोध्नुहुन्छ। तर ओन्ली टू क्वेसन, तपाईँलाई एकदमै मैले यो बुझिनँ भन्ने लागेको छ भने मात्रै कचहरी बस विभिन्न पक्ष चर्चा गर्नुहोस् मात्रै भयो भने छनौट धर्नादेखि सुनिएन सुनिएन तपाईँको प्रश्न 13 को छुट्यो सर। 13 के थियो र? ए कतिसम्म मात्रै गरियो? 13 छ र? ए वृत्ति विकास 13 के छ र? नेपालको निजामती सेवा कर्मचारी वृत्ति विकासका लागि भएका व्यवस्थाहरू मैले अघि भनिहालेँ नि, प्रमुख समस्या के छन् भन्ने। त्यो मैले समस्या भने वृत्ति विकासका तालिमको व्यवस्था छ भनेर मैले भने त, तालिमको छ, उच्च शिक्षाको छ, एक्सपोजर भिजिटको छ, होइन, अनि तालिममा पनि सेवा प्रवेश तालिम, सेवा तालिम, तालिम रिफ्रेसमेन्ट तालिम, आयोजना बेस तालिम, नीति र पद्धतिमा चेन्ज हुँदा त्यो अनुसार एक्वाइन्टेन गर्ने गरी तालिमी व्यवस्थाहरू छ भने त, अनि समस्याको कुरा त मैले गरिहालेँ। अब बोडुवाद्वारा जस्तो कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बोडुवा र ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बोडुवा खासै एउटै होइन सर? होइन, त्यो फरक हो। कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवामा अघि मैले भने नि पाँचवटा, भौगोलिक क्षेत्रको अनुभव, तालिम, सेवा अवधि, कार्य सम्पादन मूल्याङ्कन, शैक्षिक योग्यता, यसको मूल्याङ्कन गरेर सबैभन्दा बढी अङ्क आउने कार्यक्षमताको आधारमा बढुवा हुन्छ। तर ज्येष्ठता भनेको चाहिँ कार्य सम्पादनमा 95% अङ्क ल्याएको सबैभन्दा ज्येष्ठ चाहिँ स्वतः हुन्छ। अरूमा चाहिँ कार्य सम्पादनमा 100 ल्याउने मात्रै बढुवा हुन्छ, का त्यो अघि भनेको तपाईँ कार्यक्षमताको आधारमा। यो चाहिँ कार्य सम्पादन मूल्याङ्कन र ज्येष्ठतामा चाहिँ 100 अङ्क नआएका बिग्रेकाहरू 95 मिनिमम ल्याएको, अनि तर चाहिँ ज्येष्ठ छ भने त्यो बढुवा हुन्छ, त्यसैले फरक हुन्छ। कार्यक्षमताको आधार हुने बढुवा अन्तर्गतका कार्य सम्पादन मूल्याङ्कन र ज्येष्ठता होइन, फरक, टोटल्ली फरक हो। मैले अघि तपाईँलाई बुझाएँ, त्यो निजाम सेवाको चार्ट हेर्नुभयो भने अझै बुझ्नुहुन्छ, मेरो अलिक डिटेल ह्यान्ड आउट्समा पनि हेर्नु होला। अर्को के क्वेसन थियो अर्कोले भनेको? सर, प्रभावकारी निजामती सेवाका लागि पदमूलक र दर्जामूलक दुवैको यथोचित समायोजन हुन आवश्यक छ, यसको तर्क दिनुहोस् भनेर कसरी लेख्ने सर यसलाई? अब यो चाहिँ के हो भने, अघि मैले भने नि, कामलाई जोड दिएन भने पनि कर्मचारीलाई मोटिभेट गर्न सकिन्न र काममा केन्द्रित गर्न सकिन्न। अर्को चाहिँ निजामती सेवा एउटा अनुशासन पदसोपानमा समन्वयात्मक ढङ्गले चल्नुपर्ने भएकोले दर्जामूलक वर्गीकरण पनि अनुशासन र पदसोपान कायम गर्दै निश्चित जिम्मेवारी पाएको व्यक्तिले त्यो निश्चित अधिकारमा केन्द्रित रहेर आफ्नो काम गर्न सक्ने र त्यो गरिरहँदा माथिल्लो तह र हाइरार्कीमा अथवा पदसोपानमा उत्तरदायी भएर गर्नुपर्ने स्थितिले सङ्गठनभित्र अनुशासन कायम गर्छ। त्यसैले यी दुइटैको मिश्रण गर्न सक्यो भने चाहिँ राम्रो हुन्छ र हरेक देशहरूमा कुनै न कुनै स्तरमा केही न केही मात्रामा सम्मिश्रण चाहिँ पाइन्छ। हाम्रोमा पनि भन्दा हामीले ढुवाक्कै दर्जामूलक भन्छौँ, तर पनि केही थोरै मात्रै त धेरै अफ अनि दर्जामूलकै हो भने चाहिँ केही हदसम्म हामीले पदमूलक पनि प्रयोग गरेका छौँ। जस्तो स्थानीय तहमा गयो भने तपाईँले त्यो प्लानिङ बजेटिङमा काम गर्नलाई योजना अधिकृत भन्छौँ, प्लानिङ कमिसनमा काम गर्नलाई हामी योजना अधिकृतै भन्छौँ, तथ्याङ्कको लागि तथ्याङ्क अधिकृत भन्ने चलन छ। त्यो नामाकरण गर्दाखेरि पनि यसो हेर्दा यो चाहिँ पदमूलक हो कि भन्ने छ, तर फेरि तलब भत्ता सुविधा चाहिँ दर्जाले नै निर्धारण गर्छ। अब सकियो भनेदेखि चाहिँ दुईटाको मिश्रण गर्यो भनेदेखि बढी प्रभावकारी बनाउन सकिन्छ भनेर भन्न सकिन्छ तपाईँको क्वेसनमा, तर हाम्रो देशको हेर्दा चाहिँ यो क्लियरली दर्जामूलकै हो भनेर भन्नुपर्ने हुन्छ। यहाँ केही क्वेसन एकैछिनै मैले यो एड्रेस गरिदिइहालौँ, सर आवाज आएन, पहिलेकै कुरा हो, होइन, साउन्ड क्लियर आएन सर एकचोटि, फेरि जब क्लासिफिकेसनको मैले अघि भने, अब त्यो ह्यान्ड आउटमा पनि दिन्छु। कर्मचारी व्यवस्थापनका विविध पक्षहरूबारे चर्चा गर्नुहोस् मात्रै भन्यो भने भर्ना छनौट नियुक्ति र पदस्थापन मात्रै लेख्ने होइन। कर्मचारी व्यवस्थापनका विविध पक्ष भनेको त तपाईँले उता पढेको छ नि, एक्विजिसन, डेभलपमेन्ट, युटिलाइजेसन, अनि त्यसपछि मेन्टेनेन्स, त्यो चारवटा कुरा लेख्ने हो भनेको भर्ना अनि त्यसपछि गएर विकास, अनि त्यसपछि गएर उपयोग र सम्भार, त्यो चारवटा लेख्ने विविध पक्ष ब्रोडली सोध्यो भनेदेखि चाहिँ है अर्को चाहिँ सर हजुरले प्रस्तुत गर्नुभएको प्रश्नहरू अङ्कभार सहित उल्लेख गर्नुभयो, त्यो यहाँ गाह्रो हुन्छ प्रश्नमा अङ्कभार बनाइराख्नलाई है, जाँचमा हामी छुट्याउँछौँ, यहाँ समय भए त मैले बनाइदिन्थेँ, तर तपाईँले यस्तो क्वेसन भयो भने पनि सजिलो, जाँचमा सधैँ अङ्कभार दिँदैन, ढुवाक्क ढुवाक्क 15 दिन्छ अफन, तपाईँले त्यो प्रश्नको वेटेज हेरेर पनि यसको यति होला यसको यति होला भनेर अनुमान लाउन सक्नुहुन्छ। अनि 13 को छुट्यो, 13 नेपालमा भएको जस्तो पोर्टफोलियो करियर म्यानेजमेन्ट बुझिन भनेको चाहिँ एउटा व्यक्तिले एकभन्दा बढी धेरैवटा निकायहरूमा काम गर्नु, पार्ट टाइम जब गर्नु, अनि एउटा निकायको जागिर गए पनि अर्को निकाय अर्को निकायमा उसको जागिर निरन्तर रहने स्थितिलाई चाहिँ हामी पोर्टफोलियो, स्थायी पेन्सनधारी एउटै सङ्गठनमा करियर बनाउने त्योभन्दा अन्त नजाने नभइकन उसले चाहिँ धेरैवटा निकायमा निश्चित निश्चित अवधि पार्ट टाइम काम गर्नु, धेरै निकायका लागि काम गर्नुलाई हामी पोर्टफोलियो करियर म्यानेजमेन्ट भनेर भन्छौँ है। सर स्क्रिनमा 1 देखि 5 नम्बरको क्वेसन हेराउनु न सर एकचोटि भन्ने, 1 देखि 5 सम्मको त माथि ए यसको 1 देखि 5 ओके तपाईँले आफै हेर्नुहोस् है त। अनि त्यसपछि गएर दर्जामूलक र पदमूलक मध्ये तपाईँको विचारमा कुन राम्रो हुन्छ भन्यो भने अभ्यास सही ढङ्गले गर्न सकियो भने पदमूलक वा कार्यमूलक राम्रो हुन्छ, किनभने यसले कामलाई जोड दिन्छ, व्यक्तिको तलब भत्ता सुविधा कामका आधारमा निर्धारित हुन्छ, प्रतिष्ठा कामका आधारमा निर्धारित हुन्छ होइन, अनि त्यसपछि पदनामहरू कामद्वारा नै राखिन्छ, कामकै आधारमा राखिन्छ, मान्छेलाई को कसले के गर्छ भन्ने कुरा पनि पदनामले डिटरमाइन गर्छ, फ्रेस मान्छे माथिल्लो तहमा आउन सक्छ, प्रतिस्पर्धामा आधारित हुन्छ, त्यसैले यो तुलनात्मक रूपमा कार्यमूलक भनिन्छ, तर पूर्ण रूपमा कार्यमूलक कार्यान्वयन गर्न चाहिँ कठिन हुन्छ निजामती सेवामा। अर्को चाहिँ पोर्टफोलियो करियर म्यानेजमेन्ट बुझिन भनेको मैले भनिहालेँ, अब नोट इङ्ग्लिसमा दिनु है भनेर भन्नुभएको छ रोशन ग्यावालीजीले, इङ्ग्लिसमा नोट त आउँदैन, तपाईँ थोरै मान्छे इङ्ग्लिसमा हुन्छ, धेरै नेपालीमा हुन्छ, मैले 1-2 जनाका लागि फेरि ट्रान्सलेसन गरेर फरक फरक नोट बनाउन कठिन हुन्छ, यसैका आधारमा तपाईँले बनाउन सकिहाल्नुहुन्छ, अरू केही छैन अब है। अब चाहिँ सर एउटा एउटा म भन्छु ल, जसरी सार्वजनिक हिजो हिजो क्वेसनमा सार्वजनिक व्यवस्थापनको अवधारणा लेख्नुहोस् भनेर 5 नम्बरमा सोध्यो भने चाहिँ त्यस्तो अवधारणाबाट सुरु गर्दै लास्टमा परिचय लेख्ने कि परिचयबाट सुरु गरेर अवधारणा, अवधारणा भन्ने बित्तिकै तपाईँले टाइटल सार्वजनिक व्यवस्थापन भन्ने आम सरकारका विषयवस्तुलाई व्यवस्थित गर्न र नागरिकलाई सेवा सुविधा सुनिश्चित गर्न अनि राज्यले तय गरेका लक्ष्य उद्देश्य प्राप्ति गर्न सरकारले गर्ने सबै क्रियाकलापको योजना संगठन निर्देशन र नियन्त्रण गर्ने काम सार्वजनिक व्यवस्थापन हो भनेर यसरी लेख्ने। अब त्यो अवधारणा भनेको हिस्ट्री होइन भनिरहेको छु त मैले अघिदेखि, अनि लास्टमा एक लाइनमा चाहिँ के लेखिदिनुहोस् भने परम्परागत रूपमा सरकारका कामलाई सार्वजनिक प्रशासन भन्ने गरिएकोमा आर्थिक उदारीकरणको नीति अवलम्बन गरेपछि यानि कि सन् 1980 पछि निजी क्षेत्रका सफलतम अभ्यास सरकारले पनि प्रयोग गर्नुपर्छ भन्ने मान्यताको विकाससँगै सार्वजनिक क्षेत्रको प्रशासनलाई पनि सार्वजनिक व्यवस्थापन भन्न थालिएको हो। अहिले पछिल्लो समयमा सार्वजनिक सेवा नयाँ सार्वजनिक शासन जस्ता मान्यताहरू पनि सार्वजनिक व्यवस्थापनकै क्षेत्रमा नवीनतम मान्यताका रूपमा विकास भएका छन् भनेर यति लेखे पुग्छ हिस्ट्री चाहिँ है। ल अब यहाँहरू सबैलाई गुड नाइट, तपाईँहरूलाई निन्द्रा लाग्यो जस्तो ल। माधवजी